यी प्रश्नहरूको उत्तरलाई सम्बोधन गर्नेछ। त्यसमा तपाईँहरूले ध्यान पुर्याउनु पर्यो। आर्थिक वृद्धि के हो त? पहिले केही हामी संक्षिप्त यसको परिचयको कुरा गरौँ। इकोनोमिक ग्रोथ भन्नुहुन्छ कसैले? 27 पटक भन्ने भन्नु न यदि आर्थिक वृद्धि समयमा अर्थतन्त्रको उत्पादनमा भएको भएको वृद्धि हो, यसले यसले मूल अर्थतन्त्र याद गरेको हो कि बुझेर भन्न खोजेको बुझेको विषम भन्दा भन्दै भएपछि याद गरेको हो। अरू कसैले भन्नुहुन्छ? ठिक छ, क्लियर हुनुहुन्छ। त्यही हो, ग्रोथ भन्ने बित्तिकै क्वान्टिटेटिभ भन्छ भन्ने कुराहरू तपाईँले भुल्नु भएन। यो चाहिँ क्वान्टिटेटिभ भन्छ अनि पोजिटिभ चेन्ज हुनुपर्छ। वृद्धि भनेको राम्रो, उन्नति र प्रगति भन्ने यसको अर्थ लाग्छ। त्यसैले यो चाहिँ पोजिटिभ चेन्ज भन्छ। अब यो चेन्ज चाहिँ माइक्रो इकोनोमिक इन्डिकेटरहरूमा हो, समष्टिगत आर्थिक परिसूचकहरू जो हाम्रो अर्थतन्त्र सम्बद्ध हुन्छ र अर्थतन्त्रका निश्चित अवधि हुनु पऱ्यो। ग्रोथ कहिलेको हो त? आजबाट कहिलेको हो? गत वर्षबाट अहिलेको हो? 5 वर्ष अगाडिको या कहिलेको हो भनेर एउटा निश्चित त्यसको तुलना गर्ने या गणना गर्ने अवधि चाहिँ डिटर्माइन गर्नुपर्छ। जस्तो तपाईँ 57-58 हामीले धेरै वर्षसम्म आधार वर्षको रूपमा मानेर गऱ्यौँ अनि हरेक वर्ष जिडिपीबाट पर क्यापिटा इन्कम अघिल्लो वर्षसँग हेरेर हामीले तुलना गरेर मापन गर्ने गर्छौँ। त्यसरी 1 वर्ष अवधिको ग्रोथ हेर्ने हो या चाहिँ 5 वर्षको हो या 10 वर्षको हो। पिरियोडिक प्लानको हेर्नुहुन्छ भने हामी 5 वर्षको हाम्रा योजना छ, 5 वर्षको अवधिमा एभरेजमा के भयो त भनेर हेर्छौँ। त्यसैले एउटा सर्टेन पिरियड अफ टाइममा यसको मापन हुँदो रहेछ। जनरली प्र्याक्टिस चाहिँ 1 वर्षको लागि हामीले गर्ने गर्छौँ भन्ने कुरालाई तपाईँले बुझ्नुहोस् र यो चाहिँ क्वान्टिटेटिभ भन्छ, पोजिटिभ चेन्ज नै हो। यसमा क्वान्टिटेटिभ भनेका के हुन्, माइक्रो इकोनोमिक इन्डिकेटर के हुन् भन्ने बुझ्नु पऱ्यो। एउटा चाहिँ पर क्यापिटा इन्कम नै हो, अर्को ग्रस के डोमेस्टिक प्रोडक्ट कुल गार्हस्थ उत्पादन भन्ने नै हो, अर्को जिएनपी ग्रस नेसनल प्रोडक्ट पनि भन्ने छ। अर्थशास्त्रीय दृष्टिकोणमा थुप्रै हाम्रा यस्ता अभ्यासहरू छन्, यसलाई हामी प्रयोग गर्छौँ। पर क्यापिटा इन्कम, जिडिपी, जिएनपी, यस्तै अरू के हुनसक्छ, इजिआर। अर्को एउटा महत्त्वपूर्ण त यी सबैबाट अब हेरेर हामीले इकोनोमिक ग्रोथ रेट नै के छ त, दर नै के छ त भन्ने पनि गर्छौँ। जस्तो हाम्रो विगत 4-5 वर्षदेखि 7%मा हामी ग्रोथमा छौँ, 3 वर्ष जति कम्तीमा भयो, अलि स्टेबल नै जस्तो देखिएको छ अहिलेसम्म। अब अन्य बाहिर इकोनोमिक सक अथवा अन्य कारणले गर्दा हाम्रो यो दर घट्न सक्छ जुन अहिलेको तत्कालीन घटनाहरूले देखाइरहेको छ। र यो आर्थिक वृद्धि दरबाट पनि हामीले आर्थिक वृद्धिको अवस्था के छ भनेर हेर्ने गर्छौँ। र विश्वमा आर्थिक वृद्धि दरका दृष्टिबाट मुलुकहरू कहाँ छन् त भन्ने कुराको पनि मापन हुने गर्छ। तपाईँले डेभलप्ड कन्ट्री, कोही लिस्ट डेभलप्ड कन्ट्री, कोही चाहिँ डेभलपिङ कन्ट्री भन्ने वर्गीकरण पक्कै बुझ्न सुन्नुभएकै छ। यसलाई चाहिँ हाम्रो वर्ल्ड इकोनोमिक आउटलुक भन्ने छ। इन्टरनेसनल मोनिटरी फन्डले हरेक वर्ष वर्ल्ड इकोनोमिक आउटलुक विश्वको आर्थिक परिदृश्यलाई प्रकाशन गर्ने गर्छ। सो अनुसार आर्थिक वृद्धिका दृष्टिले विकसित अर्थतन्त्रको कस्तो भयो, विकासशीलको कस्तो रह्यो अनि अति कम विकसितको के रह्यो भनेर जेनरली 3 वटा पेज छन्। त्यसमा 5-6 वटा अन्य त्यसभित्रका क्याटेगोरी हुन्छ, यसरी मापन गर्ने गरेको छ। र यसका आधारबाट आर्थिक वृद्धिका दृष्टिले कोही मुलुकहरू समृद्ध होला, कोही पछाडि परेका होला, त्यो किसिमको पनि चाहिँ यसमा हामीले व्याख्या गर्न गर्छौँ। र विगतमा के भयो, आगामी वर्ष कस्तो ग्रोथ हुन्छ त भन्ने प्रक्षेपण हुन्छ, 2 हुन्छ। एउटा चाहिँ विगतको वास्तविकता मापन गर्छ आर्थिक वृद्धिमा, अब आगामी वर्ष के हुन सक्छ त भन्ने किसिमको पनि प्रक्षेपण गर्छ। यो चाहिँ विश्वको कुरा हो। अब समर्पित मुलुकमा पनि त्यही नै हो, हामीले पनि एनुअल बजेट मार्फत सरकारको वित्त नीति मार्फत आगामी वर्ष इकोनोमिक ग्रोथ यो रूपमा हुन सक्छ यो कारणले भनेर त्यसरी पनि हामीले प्रक्षेपण गर्छौँ राष्ट्रिय रूपमा। यसको अभ्यास चाहिँ यो ढङ्गबाट हुने गरेको छ। थोरै भन्ने खाइदिन्छु आर्थिक वृद्धिको, अनि अर्को आर्थिक विकासको चाहिँ म भन्छु अनि तपाईँको लेखेर केही हिसाबले लिएर तपाईँहरूको म चेक गर्छु ल लेख्छु आर्थिक वृद्धिको। अर्थतन्त्रमा अर्थतन्त्रको कुनै निश्चित समयावधि निश्चित समयावधिभित्र परिमाणात्मक भित्र हुने पनि लेख्नुहोस् भित्र हुने परिमाणात्मक सकारात्मक परिवर्तन ग्रोथ भन्ने बित्तिकै पोजिटिभ चेन्ज भन्ने यसको अर्थ लाग्छ, सकारात्मक परिवर्तन र बढोत्तरी लाई आर्थिक वृद्धि भनिन्छ। अर्को स्टेटमेन्टमा अब यो लेख्दा चाहिँ प्रसङ्ग फरक भएर चिनाउँदै हुनुहुन्छ भने थोरै ग्याप छोड्दै लेख्नु भयो भने त्यसै अलि आकर्षक हुन्छ। थोरै तर्फबाट आर्थिक वृद्धि आर्थिक विकासको के हो साधन हो पूर्व शर्त हो, आर्थिक वृद्धि आर्थिक विकासको साधन वा पूर्व शर्त हो जुन यसमा जो समष्टिगत आर्थिक परिसूचक माइक्रो इकोनोमिक इन्डिकेटर मा आउने बढोत्तरी त्यसमा सेभिङका कुरा इन्भेस्टमेन्टका कुरा कन्जम्सनका कुरा प्रोडक्सनका कुरा भयो सबै माइक्रो इकोनोमिक इन्डिकेटर हो बढोत्तरीको जोडको रूपमा रहेको हुन्छ जोड त्यसको सम रूपमा रहेको हुन्छ निस्किहाल्ने नेक्स्ट अर्को स्टेटमेन्टमा अलिक ग्याप छोड्नु भनेको यसको टाँसेर लेख्ने भनेको होइन त ग्यापको अर्थ त अलिक तलै लाग्छ यहाँ पनि त्यस्तै भयो परिबाट फरक फरक देख्छु यसको छुट्टै छुट्टै हेर्दैमा एकै ठाउँ खाँदेर लेख्नु भने राम्रो हुन्छ। अर्को स्टेटमेन्ट लेखाउँदा आर्थिक वृद्धि मापन गर्नका लागि जिडिपी जिएनपी पिसिआई जस्ता सूचक प्रयोग गर्ने गरिन्छ यो चाहिँ अब इन्टरनेसनल रिकग्नाइज टर्मिनोलोजी हो अर्थशास्त्रीय टर्मिनोलोजी भएकाले यसलाई चाहिँ ग्रस डोमेस्टिक प्रोडक्ट लेखिरहनु पर्दैन यसलाई किसिमलाई शब्दहरू जो चाहिँ अब प्रयुक्त छन् जहाँ पनि चलन चल्तीमा अभ्यास नै हुन्छ जिडिपीमा योगदान भनेर लेखिरहेको हुन्छ नि त त्यसैले त्यसको व्याख्या गरिरहँदा तपाईँलाई टाइम लाग्ला यी प्रयोगमै भएकाले चल्छन् चलेका छन् ल। अर्को स्टेटमेन्ट विश्व अर्थतन्त्रमा विश्व अर्थतन्त्रको आर्थिक वृद्धिको अवस्थालाई आर्थिक वृद्धिको अवस्थालाई वर्ल्ड इकोनोमिक आउटलुक वर्ल्ड इकोनोमिक आउटलुक मार्फत मार्फत मापन तथा प्रक्षेपण मापन चाहिँ हिजोको 2018 के भयो 19 के भयो 20 के हुन सक्छ भन्ने यो मापन तथा प्रक्षेपण गर्ने गरिएको छ। जस अनुसार त्यसैमा जोड्दै जस अनुसार विकसित विकासशील र अति कम विकसित मुलुकहरू विकासशील विकसित र अति कम विकसित मुलुकहरूको आर्थिक वृद्धि दरको वर्गीकरण गर्ने गरिन्छ। आर्थिक के हुन्छ आर्थिक वृद्धि दरको ग्रोथ रेट चाहिँ के छ भनेर यसबाट वर्गीकरण गर्ने ल मैले तपाईँलाई यो गाइडलाइनको लागि परिचय दिँदै भन्दा थ्री मार्क्सको वेटेड हुनसक्छ थ्री प्लस सेभेन यस्तो खालको क्वेसन आउँछ र तीन अङ्कको लागि मूलभूत यतिको कुराहरू यो ढङ्गबाट प्रस्तुत गर्नुभयो भने त्यसले मागेको कुरा दिए जस्तो हुन्छ त्यसलाई यसरी हामी चिनाउन सक्छौँ। अब एउटा विकासको विषयमा एकछिन छलफल गरौँ भने तपाईँलाई म केही मिनट समय दिन्छु लेख्नको लागि तिनदेखि चार मिनट यस्तै खालको परिचय कसरी दिन सक्नुहुन्छ तपाईँ छ कि अगाडि बुझ्न जानुभएको बोध गर्नुभएको आर्थिक विकासको सेयर गर्नुहुन्छ कसैले क्वान्टिटिभ एन्ड क्वालिटेटिभ चेन्ज इन इकोनोमी क्वान्टिटेटिभ एन्ड क्वालिटेटिभ अब बेसिक कुरा चाहिँ के भने क्वालिटी अफ लाइफ र ह्याप्पिनेस अफ लाइफसँग साइनो गाँसेको साइनो भएको टर्मिनोलोजीलाई हामीले इकोनोमिक डेभलपमेन्ट भन्छौँ। यो मल्टिडाइमेन्सनल हुन्छ तपाईँले उहाँ सामाजिक भनिसक्नुभयो ह्युमन डेभलपमेन्ट इन्डेक्स जस्ता सामाजिक सूचकबाट पनि इकोनोमिक डेभलपमेन्टको हामी मापन गर्ने गर्छौँ गिनी कोफिसियन्टबाट पनि हेर्ने गर्छ ह्युमेनिसिस इन्डेक्स इकोनोमिक भल्नरेबिलिटी इन्डेक्स पोभर्टी होइन इम्प्लोइमेन्ट यी यस्ता कुराहरू जुन हुन्छन् सामाजिक आर्थिक जीवनमा जोडिएका इन्डिकेटरबाट हामी इकोनोमिक डेभलपमेन्टका दृष्टिले कुन मुलुकको अवस्था के छ भन्ने बुझिनुले हामीले हेर्ने गर्छौँ। त्यसैले आर्थिक विकास चाहिँ विकासका लागि साधन या साध्य नभएर के भन्छ यो पूर्वशर्त नभएर के हो यो साध्य हो भनेर बुझ्छ विकासको यो साध्य हो वृद्धि सहितको सकारात्मक परिवर्तन हो अथवा यसले गुणात्मक कुरालाई खोज्छ क्वालिटी अफ लाइफ र ह्याप्पिनेस अफ लाइफ यसको डेस्टिनेसन इकोनोमिक डेभलपमेन्टको पर्सपेक्टिभबाट पनि विश्व अर्थतन्त्रमा अघि भने जस्तै वृद्धिबाट जुन वृद्धि दरलाई हामी मापन गर्दैछौँ विकासका दृष्टिले पनि हामी विकासशील अति कम विकसित र विकास के भन्छ विकसित मुलुकको क्याटेगोरीमा वर्गीकृत गर्ने गरेका छौँ यो ढङ्गबाट हामीले हेर्छौँ। र आर्थिक वृद्धि चाहिँ जहिले पनि गुणात्मक कुराहरूलाई यसले खोज्छ र वैज्ञानिक विषय हुँदा सामाजिक आर्थिक जीवनका विभिन्न सूचकहरू मार्फत हामीले त्यो विकासलाई हेर्छौँ। विकास रातारात हुने र एकदमै प्याराडाइम सिफ्ट नै आउने किसिमको चाहिँ होइन ग्रोथ छोटो अवधिमा हुनसक्छ विकास हुनको लागि अलिकति टाइम चाहिँ लिन्छ यसले यो बिस्तारै हुने हुन्छ यसमा चाहिँ त्यो रेडिकल चेन्ज हुने अथवा प्याराडाइम नै सिफ्ट हुने अथवा एकै वर्षमा अझै विकास कहाँबाट कहाँ पुग्ने यस्तो हुँदैन त्यसका लागि विशेष परिस्थितिहरू सिर्जना हुनुपर्छ ठुलै डिजास्टर भवनी भएका विकास पनि चाहिँ धेरै तल आइदिन सक्छ। त्यसैले विकास मानवीय सभ्यतासँग पनि गाँसिएको विषय विकासले ठुला बिल्डिङ ठुला बाटाघाटा रेल अथवा फिजिकल इन्फ्रास्ट्रक्चरसँग मात्र सम्बन्ध राख्थे त्यसैले त्यहाँका नागरिकको सभ्यताको कुराहरू पनि हो त्यहाँका नागरिकको शिक्षाको स्तरको कुरा पनि हो त्यहाँ बसोबास गर्ने नागरिकहरूको स्वास्थ्यको अवस्थाको कुरा पनि हो अनि मनोभावनाका कुराहरू पनि हो कस्तो किसिमको सभ्यताको विकास त्यहाँ छ त भन्ने कुराबाट पनि हामीले हेर्छौँ। त्यसैले विकास जहिले पनि बहुआयामिक रूपबाट हामीले व्याख्या गर्नुपर्छ। अब मैले यो व्याख्या चाहिँ तपाईँले आफ्नो कुन ढङ्गले ग्रहण गरेर कसरी पस्किनुहुन्छ भनेर अगाडि पछाडि यताउता गरेर भने अब परिसार लेख्ने शैलीमा सर र त्यसलाई कसरी तपाईँले पोख्नु हुँदो रहेछ चार मिनटभित्र लेख्नु त आर्थिक विकास आर्थिक विकासको परिचय 5:41 हो 5:45 रोकिने गरे भनेको समय त सक्यो, कलम रोकिएन जस्तो छ, आइरहेछ, आइरहेछ भने पोख्दा हुन्छ, यो लेखिरहनु हजुर भन्नु त आफ्नो धनको दायरा फ्राइबल बनाउँदै सुविधा समृद्धिको अनुभूति गर्ने अवस्था हुन्छ। युवा आर्थिक रूपले आफ्नो विकासलाई गुणात्मक रूपमा परिवर्तन गराउँछ। ठिक छ, राम्रो छ। त्यहाँ अलिकति केही इन्डिकेटरहरू सम्बोधन भएर अझ अझ बलियो हुन्थ्यो। अरू भन्नु त दक्षिण कोरिया चाहिँ नलेख्न पाएको दक्षिण कोरिया मात्र छ देश तर अब टपिक अनुसार एक्जाम्पल दिएको त राम्रो होइन। अब दक्षिण कोरिया लेखेको गल्ती त छैन कि, तर त्यो ठ्याक्क अन्तिममा ठ्याक्क शुद्धमा प्रतिक्रिया दिइहाल्ने नि त, त्यति मजा आएन जस्तो भयो। आयो त माथि एकदम राम्रो भयो, दक्षिण कोरिया यस्तो रङमा भनेको दक्षिण कोरियाको लोकसेवा जाँच दिए जस्तो भयो क्या। ठ्याक्क जो भने कि अलिकति के मिलेन, एउटा के शब्द भएको भेट्दो होला, ठ्याक्कै भन्दै गरेर हाल्छ दक्षिण कोरिया भनेर, दक्षिण कोरियाकै नागरिक भएर बोले जत्तिकै भयो गर्ती होइन, गर्ती चाहिँ होइन पछाडि भन्नु त सेयर गर्नु त कि नरे भन्ने तपाईँ भन्ने भन्नुभएको कि त भन्नु न ल। अर्थतन्त्रमा भएको परिमाणात्मक र परिणाममूलक सकारात्मक परिवर्तनलाई आर्थिक विकास भनिन्छ। यो आर्थिक वृद्धिको समन्वयक व्यवस्थापनको विषय हो। यो मानव जीवनको समृद्धि र सुखसँग सकारात्मक सम्बन्ध राख्ने विषय हो। आर्थिक विकास मापनका लागि एचबिआई गिनी कोएफिसिएन्ट निरपेक्ष गरिबी तथा बहुआयामिक गरिबी शिक्षा स्वास्थ्य जस्ता सामाजिक तथा आर्थिक परिस्थितिहरूबाट मापन गरिएको छ। अरू केही समावेशी बनाउने तपाईँ भन्ने ल भन्नु त यसका सूचकहरूमा ह्युमन डेभलपमेन्ट इन्डेक्स साक्षरता दर आयु र प्रतिकृति आय प्रवर्ति इन्डेक्स आदि पर्दछन्। यसले देशको समग्र आर्थिक सामाजिक जस्ता पौराणिक विकास गर्दछ र जनतामा तपाईँ के फरक छ जस लगभग सबै सहमत हुनुहुन्छ नि यो लेखिएको वाचन गरेका कुराहरूमा। अब अलिकति आफ्नो कुराहरू पनि तपाईँले यसो बोध गर्नुहोस्। हजुर त्यो चाहिँ भिन्नता लेख्दा राम्रो हुन्छ मिल्छ मिल्न त गल्ती त के हुन्छ सोसल साइन्समा। अब त्यो चाहिँ भिन्नतामा लेख्दा चाहिँ बढी मिठास आउँछ क्या त्यसको परिचयमा चाहिँ हुन्न। त्यसको सट्टा उहाँले लेखिसक्नुभयो उहाँ साथीले समन्वयक वितरण आर्थिक वृद्धिको समन्वयक वितरण भएको अवस्थालाई विकासको रूपमा हामीले लिन्छौँ भनेर त्यसरी जान्ने हो। त्यो कुरा त हो गल्ती होइन परिचय नै त्यस्तो लेख्न अलिक मिठास आउँदैन ल। अब यहाँनिर विकास चाहिँ कहाँ छ त विकासको अन्तिम बिन्दु कहाँ हो त कसरी पहिचान गरेको छ कहिले पहिले ल्याएको छ कति भयो भने चाहिँ विकास हो भन्ने किसिमको के छ विकासको अन्तिम पोइन्ट कहाँ हो कसले भेट्न जाने हो कहाँ को पुग्ने हो विश्वमा रिलेटिभली ती कुराहरू तपाईँको आफ्नो भ्यूमा हुनु पऱ्यो। विकास विकास भनेर मात्र हुँदैन समृद्धि समृद्धि भनेर मात्र हुँदैन त्यसको पोइन्ट कहाँ हो कति भएपछि हुन्छ भन्ने किसिमको चाहिँ हेर्नु पर्छ। त्यसरी यो चाहिँ बहुआयामिक विषय भएको हुनाले यो चाहिँ रिलेटिभली हेर्नुपर्छ तपाईँको भाषा त्यस्तै आउनुपर्ने। अर्को तपाईँलाई अघि मैले भनेको चाहिँ विश्वमा आर्थिक विकासको दृष्टिले यो किसिमको वर्गीकरण छ भन्ने कुराहरू चाहिँ लेखिएको सुनिएन लेख्नु भएन होइन कसैले विकसित विकासित आर्थिक विकासकै दृष्टिले हेरिरहेको छ नि त ग्रोथको दृष्टिबाट मात्र छैन। यो ढङ्गका वर्गीकरण चाहिँ विश्वव्यापी अभ्यासमा छन् भन्ने त्यो आएको भए अझ भ्यालुएट हुन्थ्यो होला क्यारे। तर समग्र लेखेको सुन्दा चाहिँ एउटा राम्रै लेभलमा तपाईँहरू हुनुहुन्छ यो ढङ्गकै प्रत्येक टपिकमा त्यतिको प्रस्तुति दिन सक्नुभयो भने पुग्छ राम्रो दिनुभएको छ सबैजनाले। सबै 100% पर्फेक्ट सबै समेट्ने भन्ने त हुँदै हुँदैन त लेख्ने हो नि त होइन। अब मैले यहाँ भन्दा पनि त के भनेर आउँछु लेख्दा त ठ्याक्कै सबै त नलेखिएको हुनसक्छ त्यसैले लेख्नु भएको सायद राम्रो गर्नुभयो ल खुसी लाग्यो। अब अरू पाटोमा जाउँ अर्को क्वेसन के छ त आर्थिक वृद्धि र विकासका परिचयका हामीले एक र दुईलाई सम्बोधन गरिसक्यौँ र एक नम्बरमै आर्थिक वृद्धि र विकास बिचको भिन्नताको विषय छ। अब यो आर्थिक वृद्धि र आर्थिक विकासको यति चर्चा गरिसकेपछि भिन्नता पनि हामीले छुट्याउनु होला सम्बन्ध परिचयका लागि अत्यन्तै सम्भावित क्वेसनको एरिया पनि हो। विगत वर्षका प्रश्न हेर्नुभयो विभिन्न मिल्दा जुल्दा टपिकहरूमा भिन्नता दुई तिनवटा क्वेसन सोधिरहेको हुन्छ त्यसरी तपाईँहरू अत्यन्तै रेडिमेड जस्तै भएर बस्नुपर्छ भिन्नता मिल्ने क्वेसनहरूमा। सक्नुहुन्छ पाँच कुराहरू भन्न सक्नुहुन्छ भिन्नता आर्थिक वृद्धि र विकासमा भिन्नतालाई मैले टिटी टेबलमा लेख्नको लागि सिफारिस गर्ने गरेको छु। यहाँहरूलाई टिटी टेबल अप्ठ्यारो लाग्छ भने टी टेबलमा मात्र लेखे पनि हुन्छ। टिटी टेबल भन्नाले त्यसका भिन्नताका आधारहरू हुनेछन् बिचमा या छेउमा जहाँ सहज हुन्छ आफूलाई त्यसरी लेख्ने हो र पाँचवटा एरियाबाट त्यसलाई हामीले छुट्याउन सक्छौँ न्यूनतम। एउटा त आर्थिक वृद्धि र आर्थिक विकास बिच अर्थमै भिन्नता छ मिनिङमै यी फरक कुराहरू अघि हामीले लेखिसक्यौँ। निश्चित अवधिमा भने अर्थतन्त्रका परिमाणात्मक बढोत्तरीको अवस्था के हो त वृद्धि हो विकास चाहिँ के परिमाणात्मक सँगै गुणात्मक रूपमा आउने सकारात्मक नतिजा अर्थमा यो लेखिहाल्नुहुन्छ समस्या छ यसमा छैन। अर्को भिन्नता चाहिँ साधन र साथ विकासको साधन र साध्यबाट हेर्छ। अब एउटा चाहिँ आर्थिक वृद्धि विकासको साधन हो यो मेन्स हो आर्थिक विकास आफैमा एन्ड्स हो यो चाहिँ साध्य हो त्योबाट तपाईँले भिन्न गर्न सक्नुहुन्छ। अर्को भिन्नताको आधार चाहिँ आय वितरणको विषय हो आर्थिक वृद्धिमा न्यायोचित आयको वितरण नभएको हुनसक्छ मुठी भरका मान्छेको कारणले गर्दा, मुठी भरका कम्पनीहरूको कारणले गर्दा अर्थतन्त्रमा इकोनोमिक ग्रोथ हासिल हुन सक्छ, तर त्यहाँ सामुदायिक वितरण आर्थिक उपलब्धिको नभएको हुनसक्छ। तर आर्थिक विकासमा चाहिँ आर्थिक उपलब्धिको न्यायचित वितरण सुनिश्चित भएकै हुन्छ, हुनुपर्छ। त्यसको डिग्री फरक होला, होइन, तुलनात्मक रूपमा बढी हुनुपर्छ। त्यो ढङ्गबाट तपाईँले देख्नुभयो। अर्को चाहिँ मापन गर्ने यसका सूचकहरू बाटो भिन्न छुट्याउन सक्छौँ। अघि परिचय पनि देखेकै छौँ। एउटा चाहिँ क्वान्टिटेटिभ इकोनोमिक माइक्रो इकोनोमिक इन्डिकेटरहरू छन्, अर्को चाहिँ क्वालिटेटिभ ग्रुपबाट छ। त्यतिले मात्र होइन, जस्तो मानव विकास सूचकाङ्क एचसिआई भन्नेको ज्ञान छ तपाईँहरूलाई। एचसिआई एचसिआई त भन्यो अघिदेखि, ह्युमानिसिस इन्डेक्स, मानव सम्पत्ति सूचक, जुन हामी एलडिसीबाट डिसीमा जानुको लागि, स्तर उन्नति हुनको लागि चाहिने भनेर अन्तर्राष्ट्रिय रूपमा स्थापित सूचक हो त्यो। मानव विकास सूचकाङ्कमा हामीले अहिले 72 अङ्क प्राप्त गरेका छौँ। 66 भन्दा बढी भएपछि डेभलपिङ बढ्न मिल्छ, हामीले त्यो एक्सेप्ट गरेको छ। अर्को चाहिँ इबिआई भन्ने सूचक भन्छ, इकोनोमिक भल्नरेबिलिटी इन्डेक्स। आर्थिक जोखिम सूचक चाहिँ के छ अर्थतन्त्र? आर्थिक जोखिम भन्नाले अब त्यहाँको अन्तर्राष्ट्रिय व्यापारको अवस्था के छ, ब्यालेन्स अफ पेमेन्टको अवस्था के छ, इम्प्लोइमेन्टका कुराहरू के छन्, पब्लिक बोरोइङका कुराहरू, यी सबै सूचकहरूबाट त्यो अर्थतन्त्र समग्रमा कस्तो जोखिम अवस्था छ त भनेर मापन गर्ने सूचक हो। एलडिसीबाट डिसीमा जानुको लागि यो चाहिँ 32 अङ्कभन्दा कम हासिल गरेको हुनुपर्छ भन्ने अन्तर्राष्ट्रिय स्ट्यान्डर्ड छ। हामीले हासिल गरेका छौँ कि छैन हुन्थ्यो? छौँ। कति प्राप्त गरेको छ अहिले पछिल्लो? 26.8 भन्ने पहिले थियो 7, अहिले चाहिँ 27 भन्ने छ पछिल्लोमा 18 थोरै मात्र, अलिकति रिक्स बढेको जस्तो देखिन्छ त्यो अङ्कलाई आधार मान्यो भने। जस 27 छ, 32 भन्दा कम हुनुपर्ने हामीले हासिल गरेको रहेछ अहिलेको अहिलेसम्मको पछिल्लो तथ्याङ्क अनुसार। एउटा 66 भन्दा बढी हुनुपर्छ मानव सम्पत्ति चाहिँ, त्यसलाई हाम्रा सूचकहरूले देखाए अनुसार हाम्रो सरकारी तथ्याङ्कमा 72 भन्छ। अहिलेको मिड टर्म एक्सपेन्डिचर फ्रेमवर्कको डकुमेन्ट अध्ययन गर्नुभयो भने राष्ट्रिय योजना आयोगबाट निकालेको त्यहाँ लेखिएको छ यो 72 हासिल 72 एजुकेसन र हेल्थबाट हेर्ने हो। यहाँका नागरिक एसडिआर पुरै भएन, शिक्षा र स्वास्थ्यका दृष्टिले त्यहाँका नागरिकको समग्र अवस्था के हो भनेर मापन गर्छ। त्यसभित्र टेक्निकल टर्महरू छन्, बेसिकल्ली त्यसका मूल सूचक शिक्षा र स्वास्थ्य त्यसबाट हेर्ने हो। जस यो पनि हामीले हासिल गरेका रहेछौँ। मैले यहाँनिर तपाईँलाई त्यतातिर पनि ज्ञान होस् भनेर व्याख्या गरेँ। यहाँनिर लेख्नुपर्ने चाहिँ हाम्रो यस्ता गुणात्मक सूचकबाट मापन हुन्छ, सक्यो यसको भिन्नताको। अर्को तपाईँहरूले भिन्नता छुट्याउने हासिल हुने अवधिको विषयबाट भिन्नता छुट्याउनुहुन्छ। एउटा चाहिँ सर्ट टर्ममा हासिल हुन सक्छ, अघि मैले व्याख्या गरिसकेँ, एकै वर्षमा ग्रोथ हुन सक्छ। 72-73 भूकम्प र ढाकाबन्दीमा 0.77% नेपालको इकोनोमिक ग्रोथ, अर्को वर्ष त हामी फेरि अर्को वर्ष हुँदै 7% छौँ नि त। त्यसैले ग्रोथ सर्ट टर्ममा हासिल हुन सक्छ, सबै भाका मिलो भने तुरन्तै हासिल हुन्छ, तर डेभलपमेन्ट चाहिँ तुरन्तै हासिल हुने। यो चाहिँ मल्टिडाइमेन्सनल भएको कारणले धेरै कुराहरू मिल्नुपर्छ अनि यो बिस्तारै हुन्छ। यो चाहिँ मिड टर्म या लङ टर्ममा हासिल हुन्छ। त्यसैले हामी 2100सम्मको समृद्ध नेपाल र सुखी नेपाली भन्दैछौँ। 10.3% ग्रोथ त अहिले पनि त भनेकै छ नि त। 15 योजनामा यही अवधिमा पनि 10.3 ग्रोथ डबल डिजिटको त जाने भनेकै छौँ, तर समृद्ध नेपाल सुखी नेपालीको अवस्थामा चाहिँ कहिले पुग्नेछौँ? 25 वर्षको यात्रा पुरा गरेर जाँदैछौँ, त्यति बेला मात्र पुग्नेछौँ भन्ने हाम्रो पर्छ। त्यसैले मिड टर्म र लङ टर्ममा यो हासिल हुन्छ भनेर भिन्न छुट्याउन सक्नुहुन्छ। अरू किन छन् भिन्नता? 5 पुग्यो, 5 पुग्यो भनेको 10 लेख्नु भयो, सोधिहाल्नु भने 5 तुलनात्मक रूपमा भन्ने शब्द प्रयोग गर्ने। अर्को तपाईँले या चाहिँ गरिबी त्यस्तो बेसिक नै कुराहरू अब्सोल्युट पोभर्टीबाटै मुलुकमा चिकार त्यस्ता अवस्थाहरू चाहिँ कम हुन्छ, त्यो सो लेभल पार गरेर नागरिकहरूको चाहिँ सुखी जीवन, ह्याप्पिनेस अफ लाइफको कुरा छ नि त, खुसी जीवनतिर अनुभूति भइरहेको हुन्छ भनेर जानु पर्यो। सक्नुहुन्छ नि भिन्नता? अब सक्यो सामाजिक न्याय सोसियल जस्तै डिस्ट्रिब्युसनका कुराहरू नि त के भन्नुभयो फेरि सुरुमा के भने त्यसको अर्थ के कुकुरले चाहिँ सुरत चालकको कुरो भुलिसकेका हुन्छ त्यसमा भुलिसकेका हुन्छ कुकुरलाई पनि महत्त्वपूर्ण कुरा चालना गरेर त्यसलाई स्थिरतामा राख्नुपर्छ भन्ने चाहिँ वृद्धिको अवधारणा बुझेँ मैले. अब दक्षिण कोरियाले अघिमा साथीले एक्जाम्पल दिनुभयो चिनले अब एउटा ग्रोथ चाहिँ हासिल गरिसक्यो त्यसलाई टिकाइराख्नु नै होइन 10% हाम्रो अहिले 10% कुरा गर्दैछौँ या यही 7%लाई टिकाइराख्नु नै हाम्रो लागि अहिले लागि च्यालेन्जिङ छ. अब 10% 10% एक वर्ष हासिल भयो भन्दैमा हुन्न त्यसलाई टिकाउँदै टिकाउँदै 5-7 वर्ष 10 वर्षसम्म पुग्यो भने अनि त्यहाँबाट कम भए पनि केही हुन्न डेभलपमेन्टको एउटा लेभलमा पुगिसकेपछि 2% 3% 5% विश्वको डेभलप कन्ट्रीको हेर्नु न अहिले विकसित मुलुकको 3.12% यस्तै आरआरमा छ. हाम्रा ग्रोथका कुरा गर्नुहुन्छ भने हामी चाहिँ 5-6-7% किनकि हामी चाहिँ ठुलो एउटा फड्को छलाङ मार्ने अभ्यास के हुन्छ लेभलमा भएका हुन्छौँ त्यही कुरा हो त्यो त्यसलाई टिकाइराख्नुपर्छ भन्ने नि हो पछि चाहिँ टिकाउन सक्यो भने चाहिँ राम्रो हो धेरै वर्षसम्म टिकेन भने चाहिँ फेरि गाह्रो हुन्छ फेरि खस्छ तलैतिर जान्छ. विकसित भएपछि थोरै ग्रोथको रेटका आधारबाट थोरै मात्रै चेन्ज आयो भने पनि त्यसले चाहिँ ढानी के भन्छ ठुलो असर गर्छ ग्रोथमा डेभलपमेन्टमा असर गर्दैन डेभलपमेन्टमा उस्तै हुन्छ त्यो ढङ्गबाट हेर्न सक्नुहुन्छ. अलिकति यसको कसले जोड दिन्छ भन्दा चाहिँ ग्रोथ चाहिँ हाम्रा जस्ता मुलुकहरूमा हुन्छ होइन हामीले के भन्छ डेभलपमेन्ट चाहिँ हामीले त खोजिरहेको हुन्छौँ डेभलप कन्ट्रीहरूले चाहिँ ग्रोथ नै टिकाइराख्नेतिरको चाहना हुन्छ यसलाई पनि एउटा भिन्नताको आधारमा राखिदिन सक्नुहुन्छ. समस्या छ यसमा ल अगाडि बढौँ अर्को क्वेसन कुन सुझाव डाटाहरू चाहियो एसडिआई सबैले जानकारी छ र फर्स्ट इयर पढ्दै एसडिआई कति छ अहिले हाम्रो हो एचएआई कति छ इबिआई जिनी गिनी कोफिसियन्ट कति छ नेपालको कति हो अहिले धेरैतिर जानुपर्ने सूचक छन् त यहाँ गिनी कोफिसियन्ट मल्टिडाइमेन्सनल पोभर्टी इन्डेक्स कति छ 28.6 पोभर्टी इन्डेक्स कति छ 8.7 जाने सुनेकै फर्स्ट पेपरको तयारीको क्रममा हुनुपर्ने चाँडै भन्ने नै हुँदैन यसमा त अर्थशास्त्रीहरूले थुप्रै विकास गरेका छन् कति प्रयोग गरेर कति मापन गर्यो भन्ने हाम्रोमा प्रयोगमा रहेका र हामीसँग डाटा तपाईँले लिएसम्म यति छन् यो चाहिँ अर्को पनि छ सिआई पनि हेर्नुहुन्छ करप्सन इन्डेक्स पनि हेर्नु भ्रष्टाचारको सूचकमा कतिमा स्थान हो अहिले सुनेको छैन मैले 124-131 यस्तै नयाँ छ नयाँ भ्रष्टाचारमा के राम्रो सुधार भयो भन्ने कुरा हो अघिल्लो क्वेसन आएको थियो कि त्यो 131 भन्ने खालको भ्रष्टाचार कम हुन थाल्यो रे साथीले अब सोर्स चाहिँ एउटै छैन है ह्युमन डेभलपमेन्ट इन्डेक्स युनाइटेड नेसन के हो यो युएनडिपी युनाइटेड नेसन डेभलपमेन्ट प्रोग्रामले निकाल्छ एचआईबिआई र यो चाहिँ हाम्रो अहिलेको दुईटा मिडटर्म एक्सपेन्डिचर फ्रेमवर्क नेसनल प्लानिङ कमिसनले निकालेको प्रकाशनमा छ गिनी कोफिसियन्ट 15 प्लानमा लेखेको छ एमपिआई र पिआइओ जतै पनि लेखेको छ योजनामा पनि छ अन्यत्र पनि छ इकोनोमिक सर्वेमा पनि छ जताभावी पनि छ त्यसलाई इम्प्लोइमेन्टको लेख्न सक्यो इम्प्लोइमेन्ट त डेभलपमेन्टमा आइहाल्छ जेन्डर इक्वालिटी पनि पर्यो त्यसको अङ्क चाहिँ मलाई घन्ट छैन 15 प्लानमा पाइहाल्नुहुन्छ पर क्यापिटा पनि पर्यो पर क्यापिटा इन्कम चाहिँ उता ग्रोथमा एसडिआईभित्र त तिनवटा आउँछ नि त, पर क्यापिटा इन्कम, शिक्षा, स्वास्थ्य, त्यो लिटर के भन्छ लिटरेसी, पर क्यापिटा इन्कम. ल जस यसका विषयमा यसो ज्ञानमा राखिरहनु न, यो कहीँ कतै लेख्न मिलिहाल्छ. तपाईँले लेख्ने थर्ड पेपरको क्वेसनको कहीँ न कहीँ यी कुराहरू आइ नै हाल्छन् क्या, जोडिएर आउँछन्, तर लेखा भाका मिलाएर लेख्नुपर्छ. डाटो भनेर फेरि त्यतिकै लाग्ने चाहिँ होइन, झन् नमजा हुन्छ कि, पढ्दा मिठास आओस्, त्यस्तो यसो मिलाउँ मिलाएर अभ्यास गर्नुभएको होला. र अर्को क्वेसनतिर लाग, भिन्नता अवश्यको अर्को के छ, आर्थिक विकास भनेको के हो? त्यो त अघि सुरुमा गरिसकिहाल्यो नि आर्थिक विकास, त्यसपछिको पछाडिको बाट आर्थिक वृद्धिलाई आर्थिक विकासमा रूपान्तरण गर्न के गर्नु पर्ला नेपालको आर्थिक, हाम्रो सन्दर्भलाई भनेको छ. अब तपाईँले आर्थिक वृद्धिलाई आर्थिक विकासमा रूपान्तरण गर्ने कुराहरू गर्नु पर्यो. ग्रोथ चाहिँ भयो, 10.3 ग्रोथ पनि आसिक भयो, या 7% ग्रोथ पनि छ, जिडिपीको साइज पनि बढ्यो. अब त्यसलाई चाहिँ डेभलपमेन्टमा कसरी रूपान्तरण गर्न सकिएला त भन्ने कुराहरू यसले माग्यो. छ कुनै आइडिया केही यसो गर्न पाए हुन्थ्यो भनेर? दुई चारवटा पोइन्ट छ. ल, वृद्धिलाई विकासमा रूपान्तरण गर्ने उपाय भन्ने, यहाँ दिपा कोही हुनुहुन्छ यहाँ तपाईँहरूको ग्रुपमा? ल, नभए पनि सम्झिनु दिपा, हामीले यो वृद्धिलाई विकासमा रूपान्तरण गर्ने यसो गर्यो भन्ने हुन्छ भनेर एउटा टुङ्गो लागेको छ. हामी यहाँ गाइडलाइन गर्नेको यो साझा है, यसमा यसो भनिदिनुपर्छ साथीहरूलाई भनेर हामीले अहिले जुन जोइन्टली गर्दैछौँ यो भन्ने भनेको यसमा दिपा मिसलाई सम्झिने अनि हुन्छ वृद्धि चाहिँ विकासमा रूपान्तरण हुन्छ. ल, के रहेछ भने साथसाथै अरू एडिसनल थप्ने हामीले थपाउन चर्चा गरौँला. डी भनेको डाइभर्सिटी म्यानेजमेन्ट, त्यसमा अब इन्क्लुसिभ डेभलपमेन्टका कुराहरू पर्यो, अब थुप्रै हाम्रो समावेशिताको कुराहरू यसैमा जोडिएर आउँछ. त्यसो गर्नुपर्छ, डाइभर्सिटी म्यानेजमेन्टको मोडल तपाईँका त्यो पद्धति अप्नायो भने हामी त्यो वृद्धिलाई विकासमा रूपान्तरण गर्न सक्छौँ. यी भनेको के, इम्पावरमेन्ट, सशक्तिकरण गर्नु पऱ्यो. सशक्तिकरणका प्रोग्रामहरू लानु पऱ्यो. सशक्तिकरण कसलाई भनेको, सबैलाई, सबै नागरिकहरूलाई इम्पावरमेन्टतर्फका त्यस्ता स्ट्राटेजीबाट हामी जानु पर्यो. अर्को यही भनेको के गर्नु छ, रोजगारी चाहिएन, एम्प्लोइमेन्ट क्रिएसन गर्नु पर्यो, रोजगारीको अवसर सिर्जना गर्नु पर्यो, त्यसका लागि लगानी भन्ने आउनु पर्यो. पी भनेको के गर्ने त, पार्टिसिपेसन, गभर्नेन्स सिस्टमभित्र सहभागिता हुनु पऱ्यो, सिटिजन इन्गेजमेन्ट हुनु पऱ्यो, अनि नागरिकले अपनत्व गर्छ. त्यही भनेको के, एक्सेस, पावर रिसोर्स अपर्च्युनिटीमा पहुँच दिनु पऱ्यो. अब हाम्रोमा गर्न सक्ने अहिले गरिरहेको पनि छ. एम भनेको चाहिँ माइक्रो क्रेडिट, जसले गरिबी निवारणलाई सिधा सपोर्ट गर्नेछ. माइक्रो क्रेडिट जुन चाहिँ हाम्रा के भन्छ, लघु वित्त, लघु वित्त हाम्रो गरिबी निवारणको लागि महत्त्वपूर्ण एउटा के भन्छ अभ्यास हो. आय भनेको के गर्नु छ, इन्फ्रास्ट्रक्चर, फिजिकल, इकोनोमिक, सोसियल इन्फ्रास्ट्रक्चरमा तपाईँले अब कुन मोडलबाट जानुहुन्छ, प्राइभेट पार्टनरसिप, पब्लिक के भन्छ प्राइभेट पार्टनरसिपको मोडलबाट हो, या चाहिँ अब प्राइभेट सेक्टरलाई चाहिँ उत्प्रेरित गरेर हो, कसरी हुन्छ, तपाईँले इन्फ्रास्ट्रक्चरहरू मेगा प्रोजेक्टहरू बनाइदिनु पर्यो, त्यसले एउटा गेम चेन्ज गर्न सकोस्, त्यो अवस्थामा हामी जान्छौँ र मात्र हामी रूपान्तरित गर्न सक्छौँ. यस भनेको के, सस्टेनेबल डेभलपमेन्ट. अब हामी विकासमा रूपान्तरण गर्ने भनेको दिगो विकास हो, सस्टेनेबल डेभलपमेन्ट र अब नागरिक खुसी हुने, ह्याप्पिनेस अफ लाइफ र क्वालिटी लाइफ जिउने विश्वव्यापी अनुभवले सोसल सेक्युरिटीबाट देखाएको छ. त्यसैले जबसम्म सामाजिक सुरक्षा नागरिक जीवनमा बलियो बन्न सक्दैन तबसम्म त्यहाँ विकासका अनुभूतिहरू अधुरै हुन्छन्। ल दिपा मिसलाई सम्झ त अब मूलभूत त्यति कुराहरूभित्र रहेर तपाईँहरूले यसलाई व्याख्या गर्न सक्नुहुन्छ। हुन्छ अब त्यो बारमाथि ल्याएर माइक्रो क्रेडिटलाई कहीँ न कहीँ दिनुहोस् होइन, माइक्रो क्रेडिट परेन भने चाहिँ हुँदैन हाम्रो व्यवहारमा। अनि अरू पनि थप्न सकियो, यतितिर चाहिँ केन्द्रित भयो भने त अरू बाँकी त थप्न सकियो भने त मेनस्ट्रिमका कुराहरू त यहाँ एक्सेसमै पनि आएका छन्, पार्टिसिपेसनमै पनि आएका छन्। एक्सेस भन्ने आएन त, मूल प्राधिकरण गर्ने भने त एक्सेसमै भइगयो नि त, सबै पावर रिसोर्स अपर्च्युनिटीमा एक्सेस भने चाहिँ त मेनस्ट्रिम भइगयो नि त। डेभलपमेन्ट म्यानेजमेन्ट पनि छ, एउटा ठुलै क्षेत्र हो, अध्ययनको विधा पनि हो। पुरानो वर्षमा त एउटा च्याप्टर 10 मार्क्सको अनुगारी पोजिसनकै क्षेत्र हो त्यो। तपाईँले एमपिए पढ्नुभयो भने एउटा किताब 100 मार्क्सै पढ्नुपर्छ डेभलपमेन्ट म्यानेजमेन्ट। त्यो सोध्न भन्नुभयो कि यहाँ चाहिँ के सुन्नमा फरक परेर भने डाइभर्सिटी म्यानेजमेन्ट ल थप पर्छ यसमा केही छलफल कुरै त भन्ने कुरा थप्ने जोड्ने यता ल्याउने त्यता ल्याउने यसो गर्ने बाँड्ने यो गर्ने करप्सन कन्ट्रोल आइगर्ने 8 स्ट्राटेजी अहिलेका सम्झिनुहोस्। 8 स्ट्राटेजी चाहिँ पढ्नुहोस्, तिब्रतिको फराकिलो आर्थिक रोजगारमूलक आर्थिक वृद्धि गर्ने कुराहरू। इकोनोमिक ग्रोथ नभए फेरि डेभलपमेन्ट हुन्न नि वृद्धिलाई, त्यसैले त तीव्र हुनु पर्यो, दिगो हुनु पर्यो, रोजगार केन्द्रित हुनु पर्यो, रोजगारमूलक हुनु पर्यो, जुन हाम्रो अहिलेको 15 योजनाको पहिलो रणनीति हो र 2100सम्मको पनि त्यही रणनीति हो। झोकिन त भएको छैन नि यसमा। अब हामीले प्रत्येक योजनाका रणनीति हाम्रै नै हो, पहिले जस्तो चाहिँ योजना फेरिने बित्तिकै रणनीति फेरिने मूल अब जमाना गयो, हरेक योजना आउँछ रणनीति फेरि अनि कसरी मुलुकले फेर्छ त पनि सजिलो हुने उपहजित दिँदा ठिक्क हुन्छ, 5 वर्षपछि अर्को फेरि चाहिँ पढ्ने लेसनतिर राखौँ। यी कुराहरूलाई यो क्वेसन आउँदैन मात्र होइन अन्यत्र पनि सम्झेर लेख्न मिल्छ, यो कुरा बुझ्यो नि ल दिपा मिसलाई लेख्ने मिलाएर यता कता अर्को के छ क्वेसन माइलस्टोन। अब यो मैले माइलस्टोन क्वेसन तपाईँलाई किन प्रयोग गरेको भने परीक्षामा आउन सक्छ, गत सचिवका परीक्षाहरूमा यस्ता शब्दावलीहरू अब प्रकाशनले पनि धेरै गाइडलाइन गर्नुभयो होला तपाईँहरूलाई, यो मार्गचित्र खाका यस्ता यस्ता शब्दावलीहरू प्रयोग गरेर क्वेसन पछि लगाउने गरेको छ र 10 मार्क्समा पनि जोड्न सक्छ त्यस्ता शब्दहरू माइलस्टोनै भन्न सक्छ। अब पहिलोपटक परीक्षा हलमा गएर माइलस्टोन भन्नु भने के हो त्यहीँ पसिना चिटचिटी आउनु बेला आउँदैन, हुन त केही पनि होइन। यदि यहाँ सुनिरहेको छ भने त्यो सहज होस् भन्ने उद्देश्यले मैले माइलस्टोन शब्द प्रयोग गरेको हो। माइलस्टोनलाई तपाईँले यो सर्ट टर्म मिड टर्म र लङ टर्म 3 चाहिँ माइलस्टोनबाट जान सकिन्छ भन्ने लाइनबाट लेख्न सक्नुहुन्छ, अल्पकाल मध्यकाल र दीर्घकालका कुराहरू गर्दै। अथवा अहिले चाहिँ हामीले यो माइलस्टोन 21,12,100 र 10.5% ग्रोथको लागि राज्यले निधो गरिदिएको छ, त्यसको विषयमा तपाईँलाई ज्ञान छ कि छैन भन्ने मात्रै हो, छ राज्यले तय गरेको छ यसको माइलस्टोन। योजनाको अध्ययन अलिक कम छ जस्तो छ, हुनुपर्ने सबैभन्दा बढी अध्ययन योजनाकै हो अफिसर बन्न। योजना पढ्छु भने झ्यापै योजना लिएर बसेर पढ्ने होइन, सिलेबस हेरेर टपिक जुन पढिन्छ त्यसमा चिन्ह लाएर अनि पढ्ने हो टपिक अनुसार। ल यो चाहिँ कम्प्युटराइज गभर्मेन्ट एकाउन्टिङ सिस्टम भन्ने छ पढ्नु होला होइन, त्यसमा गभर्मेन्ट एकाउन्टिङ सिस्टम मात्र सम्झिनु भने यसको एन्सर यति हो। गभर्मेन्ट एकाउन्टिङ सिस्टम जिएएस सरकारी लेखा प्रणाली नै यसको माइल स्टोन हो. अब यसमा हाम्रो 15 योजनाले जेनेरेटिङ प्रोस्पेरिटी एन्ड ह्याप्पिनेस भनेको छ. जी भनेको जेनेरेटिङ. यो घर बनाउँदा जसले तपाईँले जग खन्नुहुन्छ, 15 योजनाले समृद्ध नेपाल र सुखी नेपालीको जग खन्नेवाला. यसमा 92 खर्ब 29 अर्ब 29 करोड स्थिर लगानी परिचालन गर्दै त्यसमा निजी क्षेत्रको 55.6% सरकारको 39 र सहकारीको 5.4% कन्ट्रिब्युसन हुने गरी यो जग तयार हुनेछ. यदि त्यो प्रक्षेपण गरिएको त्यतिकै होइन, यो अत्यन्तै टेक्निकल डकुमेन्ट. यी प्रोस्पेरिटी र ह्याप्पिनेसका इन्डिकेटरहरू अत्यन्तै माइक्रो लेभलमा सूक्ष्म विश्लेषण गरेर तय गरे. त्यसैले त्यो हासिल गर्नको लागि हामीले यो परिचालन गर्दै जग तयार गर्नेछौँ 5 वर्षको पिरियडमा भन्नेछ. त्यसलाई कार्यान्वयन गर्ने, त्यसको अक्षर छ परिपालन गर्ने, सम प्रदेश स्थानीय निजी क्षेत्र सबैजना मिलेर गर्ने हो. जसको भूमिका जे जे तोकेको छ त्यही हो. अर्को ए भनेको चाहिँ एक्सिलरेटिङ. अब कुरांश 16 र 17 योजनाले 5-5 वर्षकै हुनेछन् ती पनि. सम एक्सिलरेटिङ यो प्रोस्पेरिटी एन्ड ह्याप्पिनेस. यहाँ जग खनेपछि अब प्रोस्पेरिटी र ह्याप्पिनेस हाम्रो उन्मेषण तीव्रता हुन्छ भन्ने क्या. त्यसले तीव्रता लिन्छ ती दुईवटा योजना अवधि. अब त्यति बेला हामी कहाँ कति सालमा पुग्छौँ? 16 र 17 भन्दा कति वर्षमा पुग्छौँ? 90-91 पुग्छौँ. अब बाँकी 21 सयमा पुग्न हामीलाई कति वर्ष बाँकी? 10 वर्ष. अब बाँकी दुईवटा योजना छन्, 18 र 19 योजना. 18 र 19 योजनाले चाहिँ सस्टेनेबिलिटी प्रोस्पेरिटी एन्ड ह्याप्पिनेस गर्नेछ. त्यसको दिगोपना कायम गर्नेछ. पछिल्ला योजना सस्टेनेबिलिटी प्रोस्पेरिटी एन्ड ह्याप्पिनेस. अब त्यसको एन्सर लेख्दा राज्यले यसरी यसको मार्गचित्र र माइल स्टोन निर्धारण गरेको छ. यसरी पिरियोडिक प्लान मार्फत 3 तहका सरकारबाट मुलुक अगाडि बढ्नेछ. यो बढ्ने दौरानमा यो यात्रामा निम्न काम गर्नुपर्छ भनेर लेख्ने हो कि उत्तर चाहिँ. जेनेरेटिङ प्रोस्पेरिटी एन्ड ह्याप्पिनेस त्यही सबैमा त्यही हो नि. हाम्रो त समृद्ध नेपाल सुरक्षित नेपाली 15 योजनाले जन्माउने आधार खन्ने, 16 र 17 अगाडि बढाउने तीव्रता दिने, 18 र 19 टिकाउँदै अघि तपाईँले जुन पोजिसन यहाँ उठाउनु भएको थियो टिकाउने भन्ने कुरा, त्यो $12,100 त्यति बेला टिकाउनुको लागि, अनि अरू त्यस पछाडिका हाम्रा यात्राहरू फेरि बन्नेछन् भोलिका दिनमा. त्यो अहिले हामीले त्यसको भिजन तयार गरेको छैन. त्यसलाई टिकाउँदै अगाडि बढ्यो भने आफै टिक्दै जान्छ. त्यति बेला धेरै साह्रो अप्ठ्यारो हुन्न भन्ने नै हो. त्यसैले तपाईँले यसको एन्सर चाहिँ 3 माइल स्टोनबाट हुनेछ. र यी हाम्रा 5 योजना छ कि कतिवटा भन्यो? 5. 5 पिरियोडिक प्लानको कार्यान्वयनका दौरानमा नि काम गर्नुपर्छ भनेर अरू काम चाहिँ लेख्ने हो. यो चाहिँ माथि तपाईँले स्टार्टिङमा लेख्नु पऱ्यो. माइल स्टोन यस्तो हुन्छ, यो माइल स्टोनभित्र यस्ता एक्टिभिटीहरू गर्छौँ भनेपछि तपाईँले एग्रिकल्चरको रूपान्तरण, गेम चेन्जर प्रोजेक्टहरू लाने कुराहरू, हाइड्रोपोनिकको विकासको कुराहरू, यस्तै तपाईँले चाहिँ गरिबीलाई सबै प्रकारका सबै किसिमका गरिबी हटाउँदै जाने कुराहरू, तीससम्म हामीले के गर्ने? एसडिजी हासिल गर्ने, 22 हामी कहाँ जाने? विकासशील मुलुकमा स्तर उन्नति हुँदै यसरी फर्को मार्दै मार्दै चमत्कार गर्ने हो भन्ने जाने. त्यही हो यसको सपना. अब त्यो गर्नलाई के काम गर्छौँ भन्दा अघि 8 रणनीति अनि समृद्धका 4 के छन्? सूचक सुखका कतिवटा छ? 6. समृद्धका 4 सूचक र तीका 6 सूचक लेख्नु भनेको 10 कुरा लेख्नु भएन. सिद्धिएन त एन्सर. अब समृद्ध र सुखका सूचक पहिचान गर्ने अनि तिनै नलेखिकन त कसरी त्यो गन्तव्यमा पुगिन्छ त? समृद्ध र सुखचक भनेको $12,100 अमेरिकी डलर, पर क्यापिटल इन्कम 10.5 को ग्रोथ हुँदै अन्य 21 भित्रका सब इन्डिकेटरहरूमा नागरिकको गुणस्तरीय जीवनको अवस्था हो भनेको योजना पढेपछि त्यसलाई बोध गरेपछि गाह्रो रहेछ त तपाईँहरू मध्येबाट भन्नु त समृद्धका चारवटा सूचक म भन्छु भनेर फ्याट्टै एकजना उठेर उठ्ने बानी छैन भने बसेरै भने पनि हुन्छ प्रकाशले उठ्न नलागु भन्ने भन्नु फेरि चारवटा सूचक भनिदिनुहोस् नभन्ने कार्यरत कार्यरत देख्छु त खोइ समृद्धका चारवटा कार्यरतले अलिकति भन्नुपर्छ भन्ने दाबी हो मेरो एउटा भन्नु नि त एउटा सर्वसुलभ आधुनिक एवं सघन अन्तर आबद्धता दुई तिनजना यो त अनि अब याद गर्नु कहिले परीक्षा त आइसक्यो त बेसी कुरा हो आर्थिक मामिलाभित्र ती विषयको तपाईँलाई ज्ञान भएन भने राम्रो एन्सर हुँदैन भनेर ढुकाउनु मानव पुँजीको निर्माण के हो ल लेख्नुहोस् समृद्धको छुट्टै सुखको छुट्टै कम्ती एकपटक लेखेपछि त यसो यो रहेछ भने आन्तरिक गर्नु त होला नि त आउने होइन त्यसलाई के रहने हो आउँछ भन्ने नै छैन परीक्षाकै बेला कहाँ कहाँ जान्छ जान्छ यस्तै हुन्छ आउँछ भन्ने चाहिँ हुँदैन ल हाम्रो हिजो पनि तयारीको क्रममा गएको साथीहरूलाई केही गर्दा गीत बनाउनु भयो यो गर्नुभयो थोरै छ कि सबभन्दा थोरै छ फेरि यही चाहिँ आउँदैन अनि नेपालीबाट पनि आएन भनेर कसरी जब इङ्ग्लिसबाट चाहिँ हुन्छ कि भनेर फेरि परीक्षाकै अहिले दिनसम्म निकैबाट गर्नुभयो थोरै छ तर आउँदैन कि त्यस्तो खालको टेक्निकल छ नि त ल लेख्नुहोस् समृद्ध सर्वसुलभ आधुनिक पूर्वाधार र सघन अन्तराबद्धता सर्वसुलभ आधुनिक पूर्वाधार र सघन अन्तर आबद्धता त्यो भएन भने समृद्धि आउँदैन यो कनेक्टिभिटीको विषय हो सघन सघन रूपमा सघन क्या एकदम चारतिर चाहिँ रेलबाट भयो रेलबाट हवाईबाट भयो हवाईबाट इन्टरनेटबाट भयो इन्टरनेटबाट टेक्नोलोजीबाट भयो विश्वसँग जोडिने के सघन अन्तर भयो त आफ्नो आन्तरिक त छँदैछ अन्तर आबद्धता कनेक्टिभिटी हो अर्कोमा मानव पुँजी निर्माण मानव पुँजी निर्माण यो ह्युमेनिसिस इन्डेक्समा पढ्ने कुरा हो र सुको सम्भावनाको पूर्ण उपयोग खेर गइरहेछ कि हाम्रोमा मानव पुँजी परिचालन हुन सकेन राशिले लाभ लिन सकेन यसबाट रिटर्न आउन सकिरहेको छैन सम्भावनाको पूर्ण उपयोग यो गरेर समृद्धि लिने हो अर्को उच्च दिगो उत्पादन र उत्पादकत्व यो भनेको इन्डस्ट्रीको विकास गर्ने हो यहाँ एग्रिकल्चर सेक्टरलाई इन्डस्ट्रियलाइजेसन गर्ने हो उच्च दिगो उत्पादन र उत्पादकत्व अर्को उच्च र समतामूलक राष्ट्रिय आय अघि भनेका थियौँ नि त समतामूलक वितरण हुनुपर्छ भने उच्च समतामूलक राष्ट्रिय आय ल अब मैले चाहिँ यसो यसलाई बोध गर्दा समाउ उच्च आय भनेर सम्झेको अगाडिको हेरौँ त समाउ हुन्छ केलाई समाउने उच्च आयलाई समाउन सक्नुभयो भने अनि समृद्धि भइगयो नि त समाउ उच्च आयलाई समाउ समाउ क्रमशः होइन केलाई समाउ उच्च आयलाई समाउ उच्च आयलाई समायो भने समृद्धि हुने भयो यसो सम्झिनलाई आफूलाई जे सहज हुन्छ त्यही बनाउने अर्को सुखतिर परिष्कृत एवं मर्यादित जीवन वेलबिङ एन्ड डिसेन्ट लाइफ परिष्कृत एवं मर्यादित जीवन अर्को सुरक्षित सभ्य एवं न्यायपूर्ण समाज सबै एवं न्यायपूर्ण समाज स्वच्छ एवं सन्तुलित वातावरण ल हेर्नुहोस् कि क्लाइमेट चेन्जबाट विश्वमा यस्ता घटनाहरू हामी प्रत्यक्ष अहिले छौँ, विश्वमा ठुलो क्राइसिसको सङ्केतहरू देखिँदैछ। त्यसैले यस्ता नयाँ रोगहरू अहिले कोरोनाको कुरा भइरहेछ, यस्ता थुप्रै नाम गरेका आउँ दिन सक्छ। त्यसैले हामीले त्यो हासिल यो गर्न सकेनौँ भने हाम्रो पहुँचको हाम्रो पन्जाभित्रको कुरा पनि नहुन सक्छ। यसरी जोखिमहरू छन्, जटिलताहरू छन् हाम्रो सामु। यो स्वच्छ एवं सन्तुलित वातावरण महत्त्वपूर्ण कुरा हो सुखको लागि। अर्को कहाँ पुग्यो? सुशासन, गुड गभर्नेन्स भएन भने त्यहाँ सुख हुन्न, करप्सन भयो यो भयो होइन भने त्यहाँ चाहिँ सुखको अनुभूति हुँदैन, नागरिकले गर्न सक्दैन। अर्को सबल लोकतन्त्र, सुशासन छुट्दै हो, सबल लोकतन्त्र छुट्दै हो। र अर्को चाहिँ राष्ट्रियता, सुरक्षा र सम्मान। सुरक्षा र सम्मान, राष्ट्रियता, सुरक्षा र सम्मान, सम्मान। अब मैले यसलाई बोध गरेको चाहिँ यसो बिहान उठ्दा मनन गरेको है, त्यो त अस्ति नै त्यही पढ्दैको क्रममा मनन, यसलाई मनन गर्न सक्नुहुन्छ। रिपिटेसन भर्सेस मेडिटेसन हो यस्ता कुराहरूको पढाइमा। तपाईँले कि त तिनपल्ट दोहोऱ्याउनुहोस् कि त मेडिटेसन भनेको चाहिँ एउटा दुईवटा पढेर सम्झिने प्रयासलाई मनन भनेको, यहाँनिर सम्झिने कि त्यसलाई यस्तो रहेछ छोटो भने कि धेरै कुराहरू त छैन यसो सुन्न, तर फ्याट आइहाल्दैन। पशु सुसरा भनेर अगाडिकै अक्षरलाई सम्झे पनि हुन्छ, मिल्छ धारा होइन तलमाथि मिल्छ, जे सजिलो बनाउँछ पशु ससुराली गयो के बनाए पनि साथीहरूले बनाएको थियो। अब जे होस् आफूलाई के सहज हुन्छ तपाईँहरूले यी कुरालाई चाहिँ जान्नुहोस्। स्वस्थ होला, स्वच्छ अहिले यसलाई सजिलो बोध गर्ने एउटा तरिका छ, पन्ध्र योजनाको धागा पत्र यहाँ सबै छँदैछ, यसभित्रका सब इन्डिकेटर के रहेछन् भनेर हेर्यो भने चाहिँ सजिलै याद भएर पनि आउँछ। यसले चाहिँ के खोज्दो रहेछ त, सबल लोकतन्त्रभित्र के हुँदो रहेछ भन्ने कुराहरू चाहिँ यसो अध्ययन गरिदिनु भने चाहिँ अलिक सजिलै आउँछ, अझ त जिद्दीको हुन्छ। ल अब यतातिर धेर नर्मल ल्याउँ, मैले यो अनुरोध गरेँ यो जान्नको लागि, यो नजानिकन यो चाहिँ अहिले आर्थिक मामिला यो यसको राम्रो उत्तर चाहिँ हुँदैन भन्ने मलाई लाग्छ। ल माइलस्टोनलाई फेरि एकपल्ट भन्नु, माइलस्टोन हाम्रो अबको गन्तव्य भनेको त्यही 10,100 र के भन्छ 10.5 हाम्रो क्वेसनमा छ, 12,100 त्यो। अब त्यसका लागि हामीसँग तिनवटा माइलस्टोन छन्। पहिलो माइलस्टोनमा समृद्ध नेपाल र सुखी नेपालीको जग खन्ने वा आधार खन्ने 15 योजनाको रूपमा छ, यसलाई के भन्छ हामीले 15 योजना यो समृद्ध नेपाल र सुखी नेपालको आधार योजनाको रूपमा लिन्छौँ, यो एउटा माइलस्टोन हो। 16 र 17 योजनाले 15 योजनाबाट जन्मिएको समृद्ध नेपाल र सुखी नेपालीको यात्रालाई तीव्र रूपमा अगाडि लानेछन् 10 वर्षको अवधिमा। अर्का बाँकी 10 वर्षका योजनाले चाहिँ समृद्ध नेपाल र सुखी नेपाललाई एउटा दिगो भयो भई भन्ने किसिमको आवाज पुर्याउनेछन्। तर यो गर्नका लागि निम्न क्रियाकलापहरू, निम्न हाम्रा चाहिँ के भन्छ उपायहरू अवलम्बन गर्नुपर्छ भनेर जान्यो। माथि चाहिँ यो ब्याकग्राउन्डमा लेख्ने हो माइलस्टोनको विषय। अन्त्य गर्न के गर्नुपर्दा भन्दा प्राइभेट सेक्टरका कुराहरू, विदेशी लगानी ल्याउने कुराहरू, एग्रिकल्चर सेक्टरलाई उद्योगमा रूपान्तरण गर्ने कुराहरू, गरिबी घटाउने कुराहरू, प्रादेशिक सन्तुलनका कुराहरू होइन, सन्तुलित विकासका यी कुराहरू, यी जोडेर तपाईँले जाने हो। रोजगारी सिर्जना गर्ने कुराहरू यसमा यसरी जाने हो। करप्सन कन्ट्रोल हो माइलस्टोन हाम्रा तिनवटा आउनेछन्, त्यसभित्र यी काम गर्दै हामी अगाडि बढ्नुपर्छ। अब कुन माइलस्टोनमा के गर्ने भन्ने होइन, यो कन्टिन्युस प्रोसेसको रूपमा हुन्छ। करप्सन कन्ट्रोल पहिलो माइलस्टोनमा गएर 15 योजनामा चाहिँ करप्सन कन्ट्रोल गर्ने, 16 करप्सन गर्न थालौँ भनेर हुन्छ र हुँदैन नि त। गुड गभर्नेन्सको कुरा त त्यसले भनिरहेछ। इन्फ्रास्ट्रक्चरलाई अहिले आधार बनाउने हो, इन्फ्रास्ट्रक्चर हुनेर सबै अन्तराबद्धता हुने 5 वर्षमा रातारात होइन, सम्भवै छैन। विश्वमा हामी भन्दा ठुलो डेभलप कन्ट्रीहरूमा त अहिले भौतिक पूर्वाधारका कुराहरूको विकास भइरहेको छ. वान बेल्ट वान रोड जस्ता कुराहरू, बेल्ट रोड इनिसिएटिभका कुराहरू, यस्ता कुराहरू चाहिँ आइरहेका छन् भनेपछि हामी त धेरै पछाडि छौँ नि त. त्यसैले यो विकासमा चाहिँ सँगसँगै जानुपर्छ. अनि दिगो सहरका कुराहरू गर्नुहोस्, हामी सहरीकरण रूपान्तरण भइरहेका छौँ. त्यसैले सहरलाई दिगो बनाउनको लागि कसरी व्यवस्थित हाम्रो चाहिँ जनसङ्ख्याको व्यवस्थापनका मोडालिटी हुन सक्छन् भन्ने लाइनबाट जानु पर्यो. स्वच्छ वातावरणका कुरा गरिरहेको छ. वातावरणलाई स्वच्छ बनाउनलाई अहिलेको जेनेरेसनले के गर्ने, कमिङ जेनेरेसनले के गर्ने, विश्वव्यापी साझेदारीमा कसरी जान सकिन्छ त भन्ने गर्नु पर्यो. अनि यो हासिल गर्नलाई हामीले पहिलो त दिगो विकास लक्ष्य नै हासिल गर्नु छ. यो यात्रा तय गर्दै गर्दा हामीसँग बिचमा एउटा दिगो विकास लक्ष्यको छ. अझ त्योभन्दा नजिक त 15 योजना आधार खन्दै गर्दै गर्दा पनि हामीले एलडिसीबाट कहाँ जानुपर्नेछ, डिसीमा जानुपर्नेछ. ती कुराहरूलाई पनि छोड्नु चाहिँ हुँदैन, त्यो यात्रामा पर्ने हुन्, त्यो बाटो पर्दा ती कुरा हासिल गर्दै हामी अगाडि बढ्ने हो. त्यसरी भन्नु नि त, बुझेर कि नबुझेर. तिनवटा सूचक मध्ये दुईटा सूचक हासिल भयो भने टेक्निकल्ली एलडिसीबाट डिसीमा जानु मिल्छ, तर हामी गएका छैनौँ किनकि हामीलाई डर छ. हामी एलडिसीबाट डिसीमा गयौँ, पर क्यापिटा इन्कम बलियो छैन, अर्थतन्त्र त्यति हामी विश्वास गर्ने र टिकाउ र आर्थिक स्थायित्व छैन. त्यसैले डिसीमा गएर घटुवा भयो भने भोलि नमजा होला भनेर अफिसर भएर सुब्बामै घटुवा गरिदियो भने के हो, त्यही हो एउटा. यो अर्को कुरा राजनीतिक कुराहरू हुनुहुन्छ, त्यो लेख्न मिल्दैन. कसका पालोमा घोषणा गरियो भन्ने मूल चाहिँ हाम्रा जस्ता कुराहरूले हाम्रो मुलुकमा काम गर्छ त्यस्ता कुराहरूले पनि फरक पर्छ. लगभग घोषणा गर्ने तयारीमै छ त्यो बेला पनि, दुइटा हासिल हुँदा त्यो चाहिँ लेख्न मिल्दैन यसो मनमा. त्यसमा चाहिँ हामीले जुन सुविधाहरू पाइरहेका छौँ अन्तर्राष्ट्रिय स्तरबाट व्यापारको सन्दर्भमा, त्यही त भन्नु त हामी डरो भएका छैनौँ भनेको अर्थ के त. अस्ति सहसचिवलाई सोधेको यो 25 मार्क्सको क्वेसन हो, तपाईँले सोध्दै गरेको कुरा. एलडिसीबाट डिसीमा गएपछि हामीलाई पाउँदै गरेका सहुलियत ऋणहरू कटाउँदै हुन्छ. अमेरिका र युरोपले दिँदै गरेको कोटा जुन छ हाम्रो त्यो खारेज हुन्छ. हाम्रा एलडिसीका मुलुकका लागि भनेर दिएका विभिन्न छुट सुविधाहरू छन् विश्वले दिएको, त्यसमा हामी पछि पर्छौँ. त्यसैले हामी तत्काल गइहाल्यौँ भने ती पाउँदै गरेका सुविधा महँगोमा ऋण पर्छ. तपाईँले चर्को ब्याजमा, अहिले चाहिँ हाम्रो सर्ट लोन हो, हार्ड लोनमा हामी जानुपर्ने हुन्छ. त्यस किनकि हामीसँग, हामी एक्जोजनस इकोनोमी हो, हामीसँग तत्काल इन्टरनल रिसोर्सले पुग्दैन खर्च गर्नको लागि. त्यो धान्नलाई हामीलाई कठिन हुन्छ अनि त्यो पे गर्न सक्दैनौँ. अर्थतन्त्र ऋणको ट्र्यापमा परिदिन सक्छ, अप्ठ्यारो हुन्छन्. त्यसैले अहिले हतार नगरौँ न त, पाउँदै गरेका सुविधाहरू लिँदैछौँ, अलिकति एउटा चाहिँ राम्रो एउटा चाहिँ जग बनोस् अनि जाउँला भनेको हो. त्यही नै हो, त्यसैले जाँदैमा फेरि फर्किनु पर्यो भने चाहिँ नमजा नहोस् भन्ने हो. मैले एक्जाम्पल भनिसकेँ, अफिसर भएर नायब सुब्बा भटुवा हुनु चाहिँ राम्रो, त्यस्तो नहोस् भन्ने. मलाई एक्जाम्पल चाहिँ याद छैन कुन चाहिँ मुलुक गएर घटो पछिल्लो के भने जस्तो लाग्छ. अहिले हामी 47 मुलुक यस्तो छौँ, 48 थियौँ अघिल्लो पटक, बिचमा यस्तै के गडबड भयो जस्तो लाग्छ. यो हो कि संहिताको चाहिँ हो त, संहितामा संहिता चाहिँ फर्केको हो. संहिता गरेर अर्को चाहिँ फर्क्यो भने चाहिँ कुन देश हो, रुवान्डा. रुवान्डा यत्रो चाहिँ रहेछ, जस यो त्यही नहोस् भनेर यो कुरो बुझ्न हो. दुई तिनवटै छ त्यो त. ल क्वेसन थुप्रै छ नि त. तेस्रोमा पुगेपछि चौथो, कृषिको योगदान चर्चा गर्दै क्षेत्रलाई सबलीकरण गर्नका लागि अवलम्बन गर्नुपर्ने उपाय. कृषिको योगदान चर्चा गर्दै भनेपछि यहाँनिर यसले अलिकति डाटाबेसको एन्सर खोजिरहेको छ. याद छ जिडिपीमा कन्ट्रिब्युसन कति छ कृषिको, कृषिको योगदान 27.9. अब यहाँ फर्स्ट इयरको जस्तो 26.98 हो कि 98 भनेर अर्मा लिनु पर्दैन. करिब 27 करिब भन्ने शब्द चाहिँ एकदमै कलमको टुप्पोमै रहनु पर्यो. यहाँ डाटा लेख्दा के तपाईँले, त्यसले केही फरक पार्दैन. करिबका नाममा मैले अरू बेला पनि भन्ने गरेको छु, 26 करिब 20% लेख्दा चाहिँ फेरि सुहाउँदैन होइन. करिबका नाममा त्यसरी गर्नु भएन, नजिकमा अत्यन्तै नजिकमा आउन सकिन्छ. करिब 27% लेख भइहाल्छ यो एउटा कन्ट्रिब्युसनको बाटो. अर्को चाहिँ 60.4% टोटल पपुलेसनको हामी यस क्षेत्रमै आपत्ति छौँ, त्यो अर्को कन्ट्रिब्युसनको बाटो. 60.4 भनेको कुल जनसङ्ख्याको दुईटा जनसङ्ख्या यस क्षेत्रमा आबद्धित छ, यो बाटोबाट तपाईँले पुर्याउनु पर्यो. अब अरू चाहिँ ठ्याक्कै रिसर्च गरेर त्यस्तो किसिमका रिपोर्टहरू पाइनन्, क्वालिटेटिभ कुरा लेख्ने हो इन्डस्ट्रीको लागि र मेक्सर दिएको छ होइन, जस्तो चिनी उद्योग सनपाट यो उखो के भन्छ चिनी उद्योगमा उखोले दिएको, जुट उद्योगमा सनपाट, कागज उद्योगको लागि नेपाली कागजमा लोकता, तेलका लागि तल के भन्छ यो तेलजन नै तोरी सरसौँ, यस्ता किसिमका कृषि उत्पादनहरू हाम्रा र मेटेरियलहरू, त्यसैले उद्योगका लागि कच्चा पदार्थ त्यो बाटो नछोड्नुहोस्, एक्सपोर्ट पनि हुन्छ। अर्को चाहिँ कृषि उत्पादनको हाम्रो निर्यात व्यापार छ, सुपारी अलैँची मलभद्रुमा यस्ता किसिमका चिया होइन, यस्ता चाहिँ विश्व बजारले रुचाइदिइरहेको छ, डिमान्ड छ, त्यसले गर्दा कम्तीमा हाम्रो बाहिर निर्यात गर्ने एउटा क्षेत्र पनि हो। वाणिज्य नीति 2072 26 निर्यात समानयुक्त सूचीमध्ये कृषि उपज नै छन् धेरै, तरकारी अदुवा अलैँची मह भन्नु कृषि उत्पादन हुन्, त्यसैले यो पनि लेख्न सक्नुहुन्छ। अर्को चाहिँ अलिकति तपाईँले वातावरणसँग जोडेर लेख्दा यसलाई राम्रो हुन्छ, देशव्यापी रूपमा हाम्रा कृषि गतिविधिहरू छन्, यसले बायोडाइभर्सिटीको प्रोटेक्सन गरेको छ, यसले गर्दा हाम्रो आर्थिक विकासलाई एउटा वातावरण मैत्री ढङ्गबाट अगाडि बढाउन या चाहिँ अलिक टिकाउ खालको बनाउन पनि यसको चाहिँ योगदान छ प्रत्यक्ष वा परोक्ष रूपमा भनेर त्यो लेख्न सक्नुहुन्छ भने। अर्को चाहिँ एग्रो टुरिज्मको विषय पनि हाम्रो एउटा महत्त्वपूर्ण क्षेत्र, कृषि पर्यटन रोजगारी त 60.4 भनेको के हो त्यहीभित्र छ मेरो रोजगारी ल, यति कुराहरू योगदान लेख्न सकिहाल्नुहुन्छ। पछिल्लो बाटो के छ मैले भाषा भने है आफ्नो भाषामा लेख्नुहोस्, एरिया यो सबलीकरण गर्नका लागि अवलम्बन गर्नुपर्ने उपाय ल दिइहाल्नुहुन्छ होइन, चारवटा एङ्गलमा जानु पर्यो। कृषि भन्ने बित्तिकै उत्पादन पूर्व, उत्पादन बखत, भण्डारण, आपूर्ति र वितरण भन्ने कुराहरू पर्छ, त्यसैले त्यो चारवटा एरियामा के गर्ने भनेर तपाईँले जानु पर्छ। अब आजका पत्र पत्रिका पढ्नु पनि भयो होला, त्यसमा पनि छन् कुराहरू, नहर बन्यो पानी छैन, त्यो सब आकाशे पानी कुरेर बसेका छन्, त्यो बुझिहाल्नुहुन्छ। कृषियोग्य जमिनमाथि गैर कृषिजन्य प्रहार छ देशव्यापी रूपमा, उर्वर भूमिमाथि घर बनिरहेका छन् धमाधम, घडेरीकरण भनेको मरुभूमिकरण नै हो, यो अर्को हाम्रो व्यवस्थित गर्नुपर्ने पाटो रहेछ, यसमा उत्पादन पूर्वका कुराहरू जोड्न सक्नुहुन्छ। मल विभाजनहरू भरपर्दो सुलभ रूपमा कृषकले नपाएका गुनासाहरू गुनासामै सीमित छन्, सम्बोधन भएको छैन, आजभन्दा 20 पहिलेका गुनासा अहिले पनि जिउका त्यो छन्, ती कुराहरूको लेख्न सक्नुहुन्छ। अर्को चाहिँ क्लाइमेट चेन्जको नेगेटिभ इम्प्याक्ट परेको हुँदा यसलाई हामीले जलवायु परिवर्तन अनुकूलन का कार्यक्रमहरू र न्यूनीकरणका कार्यक्रमहरू कृषकलाई लाभान्वित हुने ढङ्गबाटै लानुपर्छ, यो कुरा लेखिदिनु पर्यो। त्यसैले अर्को चाहिँ तपाईँले ट्रेडिसनल प्रोडक्सन सिस्टम छ यसलाई मोडर्नाइज गर्नु पर्यो, यसका लागि कृषिमा अनुदान कृषकहरू सक्षम छैन, त्यसैले राज्यले अन्यत्र भइरहेका कति खजुर खर्चहरू पनि होलान्, कति चाहिँ कनिका छरे जस्तो खर्च पनि होलान्, कति निर्वाचन क्षेत्रका नाममा संसदले गर्ने आफ्ना मनोखुसीका खर्चहरू पनि छन् भन्ने नागरिकका गुनासाहरू सुनिँदै आएको छ, त्यसलाई कटौती गरेर कम्तीमा कृषिमा अनुदान दिँदै कृषकको हामीले हित गर्न सक्छौँ, यी कुराहरू तपाईँले सबलीकरणका उपाय लेख्न सक्नुहुन्छ। भण्डारण गर्नका लागि शीतगृह र गोदाम गृहमा कृषकका पहुँच पुर्याउने काम हामी गर्न सक्छौँ, कृषकलाई खाद्य सम्प्रभुताको प्रिन्सिपल अनुसार उसलाई अधिकार सम्पन्न बनाउने गरी अथवा सम्मानित एउटा पेसाको रूपमा विकास गर्ने मोडलहरू हामी लान सक्छौँ, जुन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत हामी गर्दैछौँ त्यसलाई अलिक सुदृढीकरण गर्ने र थप व्यापक बनाउने विषय यहाँले लेखिदिन सक्नुहुन्छ। यस्तै अर्को चाहिँ आपूर्ति र वितरणमा कृषि सडकको कुराहरू जोडिदिनुहोस्, कृषि सडकको अभ्यास हामीले गर्दै आएका छौँ, अझ थप यसलाई विस्तार गर्ने नै भन्ने कुराहरू लेखिदिनुहोस्, र वितरणमा कृषकले उचित मूल्य पाउने मेकानिजम गर्नु पर्यो, त्यसका लागि तीन तहका सरकारहरूको समन्वय जरुरत छ, कृषक स्थानीय सरकारका नजिकमा अत्यन्तै नजिकमा छन्, त्यसमा स्थानीय सरकारले त्यो किसिमको हामीसँग इन्फर्मेसन सेयर गर्नु पर्यो ताकि कहाँ कस्तो किसिमका उत्पादन हुन्छन् र ती कृषकले उचित मूल्य पाएका छन् कि छैनन्, त्यो बमोजिम चाहिँ अब तीन तहका सरकारहरू मिलेर यसलाई उचित मूल्य प्रत्यापूर्ति गर्नतर्फ हामीले काम गर्न सक्छौँ भन्ने लाइनबाट लेख्नुभयो भने, अर्थात् यो चारवटा एङ्गलबाट तपाईँका उत्तरहरू त्यो पर्नु पर्यो सिलसिलेवार रूपमा अर्गनाइज हुनु पर्यो, सक्नुहुन्छ यो ल अर्को क्वेसन दिएर ल। डाटा सक्नुहुन्छ? डाटा बेस्ड यसैपटकको सहसचिवको क्वेसन हो यो पनि, त्यसको एउटा पार्ट हो, तपाईँको लेभलसम्म यस्तोसम्म आइदिन सक्छ। अब अन्तर्राष्ट्रिय व्यापारको पछिल्लो हाम्रो अहिलेको स्टाटस के छ? पछिल्लो भन्नाले आवलाई समाएर लेखे हुन्छ, अहिले चाहिँ यो वर्षको त्यो छ, केही सुधार भयो, पाम आइल चाहिँले गर्दा अलिकति हामीलाई केही सपोर्ट गर भन्ने नै हो। अब 75-76 चाहिँ 13 खर्ब 21 अर्ब व्यापार घाटा छ, 13 खर्ब 21 अर्ब व्यापार घाटा अब 75-76 हो एक वर्षको। अब डाटा चाहिँ अलि लज्जास्पद छ, लज्जास्पद भए पनि लेख्नै पर्छ। राष्ट्र ब्याङ्कको रिपोर्टमा पनि यही छ, यो हाम्रो निर्यात प्रबन्धन केन्द्रले निकाल्ने रिपोर्टमा पनि यही लेखेको छ। लज्जास्पद यस अर्थमा मैले भने 13 खर्ब 15 अर्ब 16 करोड 17 लाखको अघिल्लो वर्षको हाम्रो बजेट हो, हाम्रो व्यापार घाटा कुल बजेटभन्दा बढी छ, त्यसैले यो लज्जास्पद भने 13 खर्ब 15 अर्ब चाहिँ बजेट व्यापार घाटाको रकम कति छ? 13 खर्ब लेख्न हात लाग्छ त, नलागे पनि क्वेसन अनुसार त लेख्नै पर्छ, यो सधैँको छ पछिल्लो अवस्था। यसमा इम्पोर्ट र एक्सपोर्टको अवस्था हेर्नु पऱ्यो, आयात र निर्यात चाहिँ अब करिबमा लेख्नुहुन्छ भने 93.7 लेख्नुहोस्, अब ठ्याकी त के लेख्नु यस्ता पेपरमा 93.9 र 6.1 भन्ने छ, अब करिब 93 र 6% विगत 2-4 वर्षको यस्तै देखिन्छ भनेर लेखे हुन्छ, 93 र 7 हुन चाहिँ 94 र 6 लेख्दा पनि हुन्छ, 93.9 र 6.1 भन्नु त 94 र 6 चाहिँ भयो नजिकमा होइन, यस्तो छ। अर्को अब हामी व्यापार भारतसँगको कुल व्यापार 1,596 हुन्छ, आयात निर्यातको रेस अनुपात भनेर 1 आउँछ, 90 आएको 91 आउँछ, यति पर्सेन्ट पनि लेखिदिनु न। अर्को भारतसँगको कुल व्यापार 64.5% 64.5, चिनसँग 13.9, करिबमा लेख्दा पनि भयो 64.65 लेखिदिनु सरकारलाई 14, चिनसँग 13.9 मलाई चाहिँ अब त्यो फेरि सर र त्यही छ त्यही भन्ने 13.9, अन्यसँग 21.6 ल भारत यस्तो छ अन्तर्राष्ट्रिय व्यापारको हाम्रो पछिको अवस्था। अब हाम्रो पछिल्लो क्वेसन के छ? अब यसमा तपाईँले सबैभन्दा बढी आयात भने हाम्रो पेट्रोलियम पदार्थ थिए भनेर लेखिदिनुहोस्, हाम्रो निर्यात भने चाहिँ कृषि जन्य उपजहरू नै भनेर लेखिदिनुहोस् होइन, हाम्रो चाहिँ पेट्रोलियम पदार्थ फलाम यी कुराहरू चाहिँ हाम्रो चाहिँ अलिक बढी मात्रामा अग्रस्थानमा पर्छन्, त्यसरी लेखिदिँदा हुन्छ। यसको पछिल्लो बाटो सक्नुहुन्छ ल, फ्रेम मात्र भन्नुहोस् तपाईँले, पछिल्लो क्वेसन हेर्नुभयो ध्यान दिएर, बढ्दो व्यापार बढ्दो व्यापार घाटा कम गर्न के भनेको छ, सुझाव दिनुहोस् फ्रेम के छ? व्यवहारिक सुझाव, यसको एन्सर कसरी लेख्नुहुन्छ भने सेज स्थापना भएको छैन र के गर्ने, उद्योगीलाई घरमा गएर बाहिर निस्किन्छ चाहिँ ठिक पार भन्ने मैले उठाएको कुरा अहिले व्यापारिक कुरा छ, सेज त स्थापना गर्यो उद्योगी जानै चाहँदैन, विद्युत पनि जोड्दैन नि, पहिले आओस् न अनि जोड्छु भन्छ, पहिले विद्युत जोड्नुहोस् न अनि म आउँछु भन्छ उद्योगी चाहिँ, सबैतिर 400 जोड्दा त मिलिहाल्छ, जोड नजान्दा केही पनि छैन कुरा बुझेपछि, यति नै दल्लो यति यति त हुन्छ तपाईँको पढ्ने थर्केबल लगेर त्यसमा अलिकति राख्ने हो। यसमा तपाईँले दुईवटा कुरा गर्नु, इन्टरनेसनल ट्रेडको कन्सेप्ट राम्ररी बुझेपछि त यसको एन्सरै दुईवटा हो नि त, मात्रै दुईवटा काम गरेपछि भइहाल्छ। कतिवटा? आयात व्यवस्थापन, निर्यात प्रवर्धन। आयात व्यवस्थापनमा के गर्ने? पाँच सात कुरा। निर्यात प्रवर्धन गर्न के गर्नुपर्छ भन्ने पाँच सात कुरा, अनि आन्सर लेखेर अर्को उत्तर लेख्न थाल्ने हो। यो सकेपछि तपाईँले आन्सर यस्तो हुन्छ, आय व्यवस्थापन गर्नुको लागि यहाँ प्रडक्सन बढाउनु पर्यो, के बढी छ र यहाँ उत्पादन हुनसक्छ त्यसको अध्ययन हुनु पर्यो। त्यसका लागि चाहिँ हामीले प्रोत्साहित गर्नु पर्यो उत्पादनमा, स्वदेशी वस्तु उपभोग गर्नका लागि नागरिकहरूलाई प्रोत्साहित गर्नु पर्यो। एक्जाम्पलै दिन सक्नुहुन्छ कि यो हामीले लगाउने ड्रेस, स्कुलका विद्यालयहरूको ड्रेस चाहिँ स्वदेशी उत्पादन हुने बारे, अनि लुआउ उद्योगहरू स्थापना गर, तिम्रो आमदानीमा गुरु पाँच वर्ष ट्याक्स राज्यलाई नतिर गर नि त, गर मुलुक बढाउ भन्दा त भइगयो नि त, नगरेर होइन। हाम्रो विविधीकरण गर्ने हो, डब्लुटिओले अवसर दिएको छ, अवसर दियो भनेर त्यो चाहिँ हामीले के भन्छ लाभ नलिकेर बस्ने होइन। चाहियो इकोनोमिक डिप्लोमेसी, चाहियो एलडिसी, के भन्छ भूपरिवेष्टित राष्ट्र, भूपरिवेष्टित राष्ट्रले सामुद्रिक पहुँच पाउँछन् भन्ने अधिकार दिएको छ 1982 ऐन, यो सामुद्रिक ऐनले। यस अनुसारको त्यो पहुँच कागजमा सीमित गर्नु भएन, प्रयोग गर्नु जान्नु पर्यो, छिमेकी मित्र राष्ट्रसँग त्यो किसिमको सम्बन्ध विकास गर्नु पर्यो, ती क्षमता बढाउनु पर्यो, यसरी जाने। ल, निर्यात प्रवर्धन र आयातका लेखेर चार पाँचवटा कुरा लेखेपछि तपाईँको एन्सर पुग्छ, चार पाँच कुराहरू लेखिदिनुहोस्। निर्यातमा चाहिँ प्रवर्धन गर्ने विषय भनेको तपाईँले निर्यात प्रवर्धनसँग सम्बन्धित उहाँ साथीले उठाएको सेज ठिक छ, सेज स्थापना गरेर मात्र भएन त्यहाँ प्रोत्साहन गर्दै लगानीकर्तालाई लाने, तुलनात्मक लाभका वस्तुहरू के हुन्छ विश्वमा हेर्ने, अध्ययन गर्ने, खोजी गर्ने, फरेन डाइरेक्ट इन्भेस्टमेन्टलाई हामीले आकर्षित गर्नु पर्यो, बनाएका अहिलेका पछिल्ला कानुनको विषयमा हाम्रा विदेशी लगानीकर्तालाई थाहै छैन, धेरै सुविधाहरू हामीले दिएका होला, अब त्यसको प्रचार पनि गर्नु पर्यो, यसरी उनीहरूलाई त्यो जानकारी गराउँदै आकर्षित गर्न सक्छौँ र हामीले विश्वमा प्रतिस्पर्धा गर्न सक्ने खालका हाम्रा उत्पादन यहाँ गर्न सक्छौँ, हामीसँग प्राकृतिक स्रोत साधन पर्याप्त छन्, त्यसको हामीले सदुपयोग गर्न सक्छौँ, यो कुराहरू गर्छौँ। अर्को चाहिँ निर्यात प्रवर्धनका लागि हामीलाई WTOबाट जुन अवसर प्राप्त भएको छ, आज 164 सदस्य राष्ट्र यसको छाताभित्र छन्, ती मुलुकहरूसँग हामीले सौहार्द रूपबाट हामीले के भन्छ व्यापार प्रवर्धन गर्न सक्छौँ, मार्केटिङ गर्न सक्छौँ नेपालको वस्तु तथा सेवाहरूको सम्बन्धमा, ती कुराहरू छन्। अर्को निर्यातका लागि अहिले पछिल्लो टेक्नोलोजीमा युवाहरूको आकर्षण बढिरहेको छ, अझ व्यवस्थित भएको गर्न हामीले सकेका छैनौँ पूर्ण रूपमा, अहिले पनि रातभरि 12-1 बजीसम्म काम गरेर अमेरिकामा सफ्टवेयरहरू बनाएर सप्लाई गरिरहेका युवाहरूको जमात ठुलै छ, भन्नुको मतलब ITBPO भन्ने छ, बुझ्नुहुन्छ ITBPO, इन्फर्मेसन एन्ड टेक्नोलोजी बिजनेस प्रोसेस आउटसोर्सिङ, हाम्रो वाणिज्य नीति 72 पहिचान गरेको एउटा क्षेत्र पनि थियो, त्यसमा छ त्यसलाई व्यवस्थित गर्ने, दर्ता गर्ने, यो गर्ने भनेर एउटा सिस्टममा ल्याउने, त्यस्ता किसिमका युवाहरूलाई एक किसिमको चाहिँ प्रोत्साहित गर्ने प्याकेजहरू ल्याउन सकिन्छ, यी ढङ्गबाट हामीले निर्यात प्रवर्धन गर्न सक्छौँ, यसरी लेख्दै जानुहोस्। ब्रेन ड्रेन हुने युवाहरूलाई ब्रेन ड्रेन गर्न सिस्टममा ल्याउनु पर्यो, डर र त्रासभित्र राख्नु परेन, ट्याक्स यो त्यो होइन कि उसलाई पहिलो कम्तीमा सिस्टममा ल्याइदियो, चाहियो नि क्वालिटी बिना त तपाईँको कहाँ किन्छ त, नेपाली गरिब भए यो डिसिप्लिन छ, डिसिप्लिनमा कहिले आउँछ भने किनिदिउँ भनेर कहाँ किन्छ, त्यसैले उत्पादनको गुणस्तर बढाउनु पर्यो, लेख्नु पर्यो भनेको यो मोडलबाट जानुभयो भने एन्सर ठ्याक्कै मागेकै कुराहरू दिए जस्तो हुन्छ, है फर्मेट भने मैले त्यसभित्र कन्टेन्ट अब कति राख्नुहुन्छ। ल अर्को क्वेसन, कति बजेसम्मको यो च्याप्टर हो? 7 बजी पुष्टि गर्नुहोस्। अब इमान्दारी पूर्वक हात उठाउनु त तपाईँहरूले कतिजनासँग छ यो विगत वर्षहरूको प्रश्नको सङ्ग्रह? बजारमा प्रकाशन छ कि छैन? छ भन्ने थाहा छ? साथमा लिनुभएको छ कि छैन? छ। भित्र पल्टाएर हेर्नुभएको छैन त्यसो भए? अब अलिकति मेरो अनुरोध है, यो निर्देशन होइन अनुरोध हो, पालना गर्न पनि सक्नुहुन्छ, म्यान्डेटोरी चाहिँ छैन। अब मोडल क्वेसन राखिदिएको छ लोकसेवाले, हेर्नु भएको छ मजाले एन्सर, यो यो लेख्छु भनेर तयारीमा हुनुहुन्छ। सबभन्दा ठुलो गल्ती त्यो मोडल क्वेसन, त्यसैका वरिपरि यसो भाका मिलाएर क्वेसन बन्ने गरेका देखिन्छ। त्यसैले मोडल क्वेसन ठ्याक्कै 3 घन्टाको कुरा होइन, 10 वटा के बिग्रिन्छ त तपाईँहरूको 3 घन्टा लेखिदिँदा मोडल क्वेसनमा। एउटा एउटा यो काम अनुरोध गरेँ मैले, निर्देशन होइन अघि भने। अर्को चाहिँ विगत वर्षका प्रश्नहरूमा सबै लेख्न भ्याउनु भन्न, सबै गर्नु भनेकै होइन, कतिपय त दोहोरिएका छन् तिरिएका छन्, एउटाको यसो फ्रेमिङ गरेपछि यो लेख्छु भनेपछि त्यसलाई चिनो लाउँदै जाने, त्यसलाई सभ्यो केही अलिकति अलिक क्रिटिकल क्वेसनहरू होला, अलि आफूले मेसो कताबाट के जाने भन्ने लागेको क्वेसन होला, त्यसमा तपाईँले यसो फिडब्याक लिने सोध्ने बुझ्ने त्यो लाइनबाट जानुभयो भने चाहिँ तपाईँको तयारी दरिलो हुन्छ जस्तो लाग्छ। ठिकै भने कि पालना गर्नु ल, यो पालना गर्नु, यो अनुरोध, यो अत्यन्तै त्यति चाहिँ गरिदिनु होला, अब अत्यन्तै परीक्षाको नजिकमा हुन्छ यो। मैले यो क्वेसन यो कुरा किन यो प्रसङ्ग जोडेँ भने, यो अहिले भनेको क्वेसन गत वर्षको क्वेसन हो, यो वैदेशिक रोजगार गत वर्ष सोधेको छ, जस्ता जस्तै क्वेसन हो। हुन्छ, यसको विषयमा आज वैदेशिक रोजगार नेपालका लागि के हो त बाध्यता हो, आर्थिक विकासका लागि दीर्घकालमा के होइन तिगो होइन भने जस्तै 10 वटा प्रश्न मध्ये सेकेन्ड पेपर थर्ड पेपर फोर्थ पेपरमा कुनै न कुनै एउटा क्वेसन यस्तो स्टेटमेन्ट इन्भर्टेड कमाभित्र राखेर यसको पुष्टि गर्नुहोस् भन्ने लाइनमा आउन सक्छ। त्यति बेला तपाईँहरूले त्यो कुरालाई लेख्दा अब पुष्टि गर्नुहोस् भनेपछि त्यो हो भन्ने लाइनबाटै जान्यो, यो होइन यो नचाहिनेको हो भनेर लेख्नु मिल्दैन, दीर्घकालमा पनि यो चाहिन्छ यस्तो तरिकाले भन्न जानु मिल्दैन। त्यसैले तपाईँको लेखाइको शैली चाहिँ आज वैदेशिक रोजगार नेपालको लागि बाध्यता र दीर्घकालमा आर्थिक विकासलाई दिगो होइन भन्ने प्रश्नको स्टेटमेन्टसँग भनाइसँग सहमत हुन सकिन्छ। यसका सहमतिका आधारहरू निम्न अनुसार छन् भनेर त्यो स्टेटमेन्टलाई पक्रेर अगाडि बढ्दा राम्रो हुन्छ। यो कुरा बुझ्नुभयो, भनाइदियो र पुष्टि गर्नुहोस् भन्नु भने त्यसमा म सहमत छु अथवा यसमा सहमत हुन सकिन्छ। सहमतिका आधार तर्क या पुष्टिका विवरणहरू अथवा विषयहरूलाई मैले तल प्रस्तुत गरेँ भनेर त्यसरी चाहन्छु ल। अब त्यसो भए तल प्रस्तुत गर्ने चाहिँ के त, आज वैदेशिक रोजगार नेपालका लागि बाध्यता हो किनभने भन्ने, अब त्यसमा हजुर केही सोध्ने, जस्तो क्वेसन नै भन्नु न कुनै बुझ्न त बुझेँ तपाईँको आशय त, क्वेसन नै भन्नु भने ठ्याक्कै म यस्तो भनिदिनु थिएँ नि त, यसको पनि गर्नै पऱ्यो नि वैदेशिक रोजगार होइन, वैदेशिक रोजगार के लेबर लिबरलाइजेसनबाट वैदेशिक रोजगारको विषयमा यस्तो चाहिँ ल यस्तो छ यो कुरा लेख्दै अनि प्रश्नको स्टेटमेन्टतिर गएर सहमत छु किनभने भनेर अनि यसबाट भने त्यसरी पो जाने त, सिधै झ्याप्पै त्यसरी माथिबाट सुरु गर्ने भनेकै होइन नि। त्यो अगाडिको त सरले सिकाइसक्नु भयो होइन, प्रत्येकमा स्टार्टिङ कसरी गर्ने, विषय प्रवेश लेख्ने या पृष्ठभूमि लेख्ने भन्नेमा त तयारीमा हुनुहुन्छ नि त, मैले त्यतातिर प्रवेश गरिनँ त, पुरा बुझ्यो नि ल। अब त किनभने भनेर आज बाध्यता हो किनकि या किनभने भनेर त्यसभित्र लेख्नु हो किन त बाध्यता, छलफलै गरौँ वैदेशिक रोजगारमा हामी बाध्य भएर गएका छौँ कि अरूले त बाध्य बाध्य किन भयो, स्वदेशमा रोजगारी नभएर त बाध्य भयो कि अरू केही छ कम अवसर, एक रोजगारीका अवसरहरू स्वदेशमा सीमित छन्, अहिले पनि बेरोजगारी दर 11.4% रोजगारी र बेरोजगारीको यो हिस्सा थर्ड कुल जनसङ्ख्यामा हेर्ने हो भने कुल जनसङ्ख्या र रोजगारी 34.3% छ होइन, यो हेर्न तथ्याङ्क श्रम शक्ति सर्वेक्षण 74 जनसङ्ख्या र रोजगारीको अंश चाहिँ 34.3% बेरोजगारी दर 11.4%, यो एउटा बाटो। अर्को त पोभर्टी छ नि त, निरपेक्ष गरिबी, बेसिक नेड्स नै पुरा गर्न नसक्ने अवस्थामा छ। त्यसैले वैदेशिक रोजगार एउटा हाम्रो लागि राम्रो एउटा अवसर छ आम्दानीको। अर्को के छ, अहिले वैदेशिक रोजगार बाध्यात्मक किन भएको त? वर्षभरि यहाँ काम गरे 3-6 महिना 9 महिना खान पाउँदैन, त्यहाँ काम गरे बचत हुन्छ त्यो हिसाबबाट। अर्को त वैदेशिक रोजगारमा गएका 43,65,415 दाजुभाइ दिदीबहिनीमा 74.5% के छन्? अध्यक्ष छन्, अध्यक्ष कामदार छन्। त्यसैले त अब बाध्य भयो, रहर भन्न सकेन, ट्यालेन्ट हन गरेर लगेको हो र विश्वले, त्यति बेला पो रहर हुन्छ त, ताना तान हुन्छ। त्यस्तो अवस्थामा हामी छैनौँ, त्यसैले हाम्रो यो बाध्यात्मकमै हो नि, अहिले बाध्य किसिमको हो। अथवा हामीसँग अध्यक्ष जनशक्तिको बाहुल्यता अधिक मात्रामा रह्यो, त्यसले गर्दा यो चाहिँ वैदेशिक रोजगार बाध्य हो। अरू मुलुकबाट पनि वैदेशिक रोजगार हुन्छन्, त्यहाँ चाहिँ रहर भन्छ, किनकि त्यहाँ ताना तानको अवस्था आउँछ, त्यो लेभलमा हामी पुग्न सकेका छैनौँ। अर्को चाहिँ हाम्रो एग्रिकल्चर बेस्ड इकोनोमी हो। एग्रिकल्चर बेस्ड इकोनोमी भने पनि यो अब त्यति निर्वाहमुखी नै अवस्थामा रह्यो। यसले गर्दा पनि हामी चाहिँ वैदेशिक रोजगारलाई एउटा तत्काल विकल्पको रूपमा युवाहरूको रुझाइमा पर्यो। यो हो हजुर, इन्ट्रेस्ट गर्ने ठाउँ पनि छैन, तपाईँलाई कृषि गर्न जानुहोस्, यो चाहिँ राम्रो छ। नेपालको यो कृषि प्रधान मुलुक भएको नागरिक भएकोले किन लोकसेवा पढेको भन्न सकिन्छ र? कसले चाहिँ गर्ने त? तपाईँ हामी जस्तै त होला नि त अर्को पनि त, भनेपछि अब यो चाहिँ त्यति सम्मानित पेसा र अथवा आहा भन्ने खालको, वर्षभरि मेहनत गरे पनि त्यसबाट राम्रै रिटर्न हुने त देखिएको छैन। त्यसले गर्दा पनि हाम्रो लागि यो चाहिँ बाध्यता हो भनेर चाहिँ लेख्नु पर्यो। अब दीर्घकालमा दिगो होइन किन भने भन्नु पर्यो, किन के भन्नु पर्यो, त्यो लाइनमा तपाईँहरूले लेख्नुपर्छ। दीर्घकालमा चाहिँ अब राष्ट्र निर्माण जोखिममा पर्छ, नेसन बिल्डिङ पढिहाल्नु भएर सेकेन्ड पेपरमा, राष्ट्र निर्माण जोखिममा पर्छ। नेसन बिल्डिङ पछि नागरिकको वितृष्णाहरू हुन्छन्, देशप्रतिको माया ममता अपनत्वहरू घुमेर जान्छ। कुनै पनि देशका नागरिकले देशप्रति वितृष्णा व्यक्त गर्नु भनेको राष्ट्र निर्माण कमजोर हुनु। अहिले पनि वैदेशिक रोजगारमा गएकाहरूले सोसियल मिडियाबाट व्यक्त गर्ने कुराहरूले यो कुरालाई पुष्टि गर्छ, एक यसले गर्दा यो राम्रो होइन। अर्को दीर्घकालमा यो राम्रो हुँदै होइन किनभने वैदेशिक रोजगारका नाममा विश्वव्यापी जति पनि छन् हाम्रा मुलुकहरूसँग जोडिएका विषय आपराधिक घटनासँग यसको सम्बन्ध बढ्दै गएको छ। त्यसैले वैदेशिक रोजगारका नाममा मानव बेचबिखनदेखि लिएर मुद्रा सुन्तस्करी जस्ता अपराधहरू यी जोडिएर आएका छन्। त्यसैले गर्दा पनि यस्ता अपराध बढ्दै जाँदा चाहिँ मुलुकलाई क्षति र हानि हुने भएकाले यो पनि राम्रो होइन। अर्को चाहिँ हाम्रो सोसियल कस्ट हाइस हेर्नुहोस्, पारिवारिक तथा सामाजिक विचलनका घटनाहरू प्रदेश नम्बर कतिमा छ वैदेशिक रोजगारमा? 2 सामाजिक र पारिवारिक विचलनका घटनाहरू 7 प्रदेशमा छ, देशव्यापी छन् सबैभन्दा पनि। सामाजिक र पारिवारिक विचलनका घटना वैदेशिक रोजगारबाट बढ्दै गयो भने समाज अप्ठ्यारोतिर धकिँदैछ, त्यसैले समाज अप्ठ्यारोतिर जाऊँ भनेको लङ टर्ममा मुलुकका लागि अहित, त्यसैले यो राम्रो होइन। अर्को चाहिँ दीर्घकालमा राम्रो यस अर्थ पनि होइन, अहिले पो अध्यक्ष कामदारलाई लेबर सँग जोडिएर अथवा श्रम प्रधान मुलुकहरू के भन्छ इन्डस्ट्रीहरू चलिरहेका छन् र लिँदैछ त, टेक्नोलोजीले यस्ता किसिमका श्रम प्रधान उद्योगलाई विस्थापन गर्दै गएको छ। त्यसैले आर्टिफिसियल इन्टेलिजेन्सको विषयमा यहाँहरूलाई ज्ञान होला, आर्टिफिसियल इन्टेलिजेन्सको युग आउँदैछ, त्यतातिर जाँदैछ टेक्नोलोजीले भने हाम्रा अध्यक्ष कामदारहरू लिइरहन्छ विश्वले सधैँ भन्ने पनि छैन, त्यसैले यो टिकाउ हुनै सक्दैन भोलिका दिनमा। अर्को त अब यो यिनै कोरोनाका कुराहरू तपाईँले जोड्न सकिहाल्नुहुन्छ, यसले पनि दिगो छैन। कोरोनाका कुरा जोड्ने भनेको क्लाइमेट चेन्जले गर्दा विश्वव्यापी रूपमा यो छ। अब हाम्रो समाज, हाम्रो चाहिँ के भन्छ सामाजिक रहन सहन चालचलनले गर्दा एक किसिमको चाहिँ पारिवारिक जुन चाहिँ एट्याचमेन्टका कुराहरू छन् त्यो किसिमको सामाजिक बनौट र संस्कारमा हुर्किएको यो चाहिँ हाम्रा विदेशमा त्यस्ता घटना भए पनि के भन्छ पारिवारिक जमघट हुन नै रुचाउनेबाट हामी त्यति स्थानान्तरण के भन्छ प्रस्थान्तरित भइसकेका छैनौँ, त्यसले गर्दा पनि यो अप्ठ्यारा छन् भन्न सक्नुहुन्छ। र लङ टर्ममा चाहिँ यो चाहिँ दिगो हुन्न, लङ टर्मको दिगो भनेको सधैँ अर्को मुलुकमा गएर मात्र रोजगारी होइन, मुलुकमै हामीले रोजगारीका अवसरहरू सिर्जना गर्दै जानुपर्ने हुन्छ र लङ टर्ममा गएर चाहिँ वैदेशिक रोजगार सुन्ने भन्ने चाहिँ हुँदैन भनेर आफ्नो भ्यू चाहिँ दिनु पर्यो। ग्लोबलाइजेसनमा लिबरलाइजेसनमा एक देशको श्रम शक्ति अर्को मुलुकमा गएर प्रयोग गर्ने नै हो, तर लङ टर्मको हाम्रो वैदेशिक रोजगार बाध्यात्मक नभएर के बन्नेवाला छ, रहर बन्ने छ, रहर रहरको रूपमा रूपान्तरित हुनेछ। त्यति बेला चाहिँ एउटा मर्यादित वैदेशिक रोजगार बन्न सकोस् त्यो ढङ्गबाट चाहिँ एउटा चाहिँ जुन चाहिँ ह्युमन क्यापिटल हामी विकास गर्न सक्छौँ, नेपालमा भएको त्यस्तो क्षमतावान जनशक्तिलाई विश्वले प्रतिस्पर्धा गरेर तानातान गर्न सकोस् त्यो अवस्थामा चाहिँ पुर्यायो भने एउटा मुलुकले समृद्धता हासिल गर्न सक्छ। त्यो ढङ्गबाट चाहिँ तपाईँहरूले देख्नुभयो भने यसको उत्तर पुग्छ कि पुग्दैन। अर्को के छ, आर्थिक विकासको लागि इम्पोर्टेन्ट गुड्समै गयो, 8,79,27 करोड ल्याएको गत वर्ष, ब्यालेन्स अफ पेमेन्ट 67,40 करोडले ऋणात्मक भयो, अझै पनि बाहिरबाट ल्याएकैमा उपभोग गर्दै नै ठिकै छ। त्यो उपभोक्ताले संस्कृतिलाई चाहिँ मैले तपाईँहरूलाई अघिल्लो पटक पनि भने जस्तो लाग्छ भने यसलाई चाहिँ अलिक भनि नहाल्नु भन्ने गरिरहेको छु मैले, तपाईँहरूलाई यदि भनेको छैन भने उपभोक्तवादी संस्कृतिका कुराहरूलाई अलिक भाग मिलाएर भन्नुपर्छ। यो हुन्छ एउटा प्रिन्सिपल, बुझ्नुहुन्छ यो वाई भनेको के त इन्कम, यो अर्थशास्त्रमा प्रयोग गरिने टर्मिनोलोजी हो। वाई सी भनेको कन्जम्सन प्लस एस भनेको सेभिङ। अब वैदेशिक रोजगारमा गएको ए भन्ने व्यक्तिले 5,00,000 रुपियाँ कमाएछ, 5,00,000 मध्ये उसका नेट ऋण यता त्यता तिर्नु पर्ने यो गर के गर्नु थियो, 5,00,000 मध्ये 3,00,000 चाहिँ यहाँ के गर कन्जम्सन, 2,00,000 चाहिँ कहाँ गर सेभिङ गर। अब त्यो सेभिङ गर्ने चाहिँ अब उसले लगानी गर्ने होइन, सेभिङ गर्ने जिम्मा उपभोक्ताको हुँदैन, एउटा व्यक्तिको होइन, कर्पोरेट सेक्टरले गर्नुपर्छ नि त गभर्मेन्टले, त्यो सेभिङ सम्बन्धित ब्याङ्क खातामा छ, त्यसो भए सेभिङ गर्ने काम अरूको हो। 45-50 डिग्रीमा काम गरेका मान्छेले लगानी गरेनन्, उत्पादनशील क्षेत्रमा प्रयोग गरेनन् भनेर उनीहरूलाई भन्दा चाहिँ गाली गरे जस्तो हुन्छ, त्यस्तो नभनेको राम्रो भन्छ। नेट्स पुरा गरेको हो नि त होइन, उपभोग खर्च, बालबच्चालाई हिजो पढ राम्रो स्कुल पढाउनु पाएको थिएन, सहरमा ल्याएर पढाए त, बाबुआमालाई राम्रो औषधि उपचार पनि गर्न पाएको थिएन, गर होला त, राम्रो किसिमको लुगा चाहिँ 6 महिनामा फेर होला त, गाली गर्ने अर्कोको इन्कम पनि त भयो होला नि त, यहीँ यहीँ चलाएमा त छ, सेभिङ त गरिदिएको छ त उसले, बच्चेको बच्छ भने अहिलेको 5,00,000 5,00,000 सिक्यो भने यहीँ हिँडिएको नि त, त्यसरी इकोनोमीमा त्यति आरोप प्रत्यारोप यो चाहिँ त्यति गर्नु हुँदैन। यसमा आर्थिक विकासको लागि दिएको होइन भनेको हुनाले अब त्यो तर्क खोल्ने घरि झल्किनु पर्यो, बुझाउनु त्यहाँ जानु नपरोस् कपी चेक गर्नेलाई, यसरी थपिन्छ के भयो जस्तै कुन लक्जरिस बरु एक्सपोर्ट इम्पोर्ट चाहिँ पुरा होइन होला। अब हो तपाईँलाई के बोध गर्नुभएको छ भने मोबाइल टेलिभिजन र लाइट जो भने यसले चाहिँ इम्पोर्ट चाहिँ बढायो छ, त्यसले ट्रेड डिफिसिट। तपाईँले उठाएको कुरा ठिक छ, तपाईँलाई एक्जाम्पल दिन लागेको मात्रै हो, एक्जाम्पल के भन्नुभयो त्यसमा, ल त्यसमा उहाँको तर्कमा एउटा तपाईँलाई अवसर लेख्छ भने काम लाग्छ, सरकारी स्कुलमा पढाउँदै थियो ए बोर्डिङमा पढायो, अब समृद्ध नेपाल सुखी नेपाली भनेको छ ह्याप्पिनेस, अलिकति त्यसको चाहिँ त्यो नेपालीकरणमा बिग्रेको हो, ह्याप्पी भनेको चाहिँ फेरि सुखी कि खुसी हो, जहाँ चाहिँ सुखी भन्ने छ होइन, त्यसको नेपालीकरण बिग्रेको, बिग्रिँदा बिग्रिँदै त्यही चलिसक्यो। अब त्यो बोर्डिङमा पढाउँदा बच्चालाई पढाउँदा ऊ खुसी हुन्छ भने त त्यही हो नि त समृद्ध उसको लागि, त्यही बाबामा खुसी हुनु नै उसको लागि सन्तुष्टि भयो नि, नागरिक खुसी हो नि त। त्यसैले ह्याप्पिनेस अफ लाइफको कुरा गरेको होइन, तल्लो घरकोले बोर्डिङमा पढाउँदैछ भने उसले पनि त्यही क्वालिटी पाउँछु र अनुमत गर्छ, रिजल्ट पनि त्यही देखिँदैछ, राम्रो त आइरहेछ भने त्यति बेला दिने। अब फेरि तपाईँले भने जस्तो बोर्डिङ स्कुलहरूमा एउटा चाहिँ मापदण्ड तोक्ने यो गर्ने फी अथवा स्ट्यान्डर्ड सरकारीमा पनि त्यस्तो खालको चाहिँ यो गर्ने भनेर हाम्रो पान्तरी चाहिँ हुनसक्छ, ती सुधारका क्षेत्रहरू थुप्रै छन् ल, अब थुप्रै छन्, तर्क वितर्क बहस यो गर्न सकिन्छन् कि अब परीक्षामा फ्याकल्टीले दुई पेजका लागि मिलाउने हो भाका, यसमा फेरि 5+5 आउने हो, 5 अङ्कका लागि कति लेख्नु र होइन एक पेज बढी। अर्को क्वेसनमा जाने, श्रम व्यापार र बजार उदारीकरणको परिचय, मैले क्लासमा तपाईँहरू कति पढ्नु भएको छ यो टपिक, कहिले पढ्नु भएको छ, कसैले पढ्नु भएन, कसैले पढ्नु भएन भने यसलाई अब अर्को दिन नै गर्ने होला, किनकि त्यसलाई अब फेरि व्याख्या गरिकन जानु पर्यो लिबरलाइजेसनको बुझ्नुपर्ने कुरा चाहिँ इकोनोमीमा गभर्मेन्ट इन्टरभेन्सनलाई अन्त्य गर्दै जाने हो, सरकारी हस्तक्षेप र नियन्त्रण अन्त्य गर्दै जाने, र प्राइभेट सेक्टरले लिडिङ रोल लिने, गभर्मेन्टले फेसिलिटेटर मोटिभेटर र रेगुलेटरको रोलमा आफूलाई राख्ने, ब्याङ्किङ क्षेत्रलाई उदारीकृत बनाउने भने ब्याङ्कसँग सम्बन्धित कानुन बनाइदिने, कानुनको परिधिभित्र रही प्राइभेट सेक्टर चल्छ, कास्को उल्लङ्घन गर्यो भने रेफ्रीको रूपमा गएर उसले कारवाही गर्ने, रेड कार्ड वा येलो कार्ड दिने, त्यही हो यो कन्सेप्ट। नेपालमा हामीले यो तिनवटा उदारीकरण मात्रै सबभन्दा बढी श्रम उदारीकरणबाट लाभ लिएको, व्यापारबाट लाभ छैन, व्यापारबाट लाभ त छ, उपयोग त गरियो, त्यही इम्पोर्ट भयो, निर्यात व्यापार गरेर हामीले लाभ लिन सकेको छैन, मार्केट मेकानिजम अर्को ठिकै छ, को भित्र को नपार्नु यस्ता कुरा सँगसँगै जाने हो, कोही भित्र कोही पार्नु खोज्यो भने मन्त्री चाहिँ हुन्छ, कोही भित्र कोही नपार्ने हो नि आफैसँग, लिबरलाइजेसन एउटा ओभरअल कन्सेप्ट भयो होइन, त्यसमा श्रम श्रमको एउटा सेक्टर भयो, त्यहाँ रोजगारी गर्ने र रोजगारदाता बिचको फ्रिडमका कुरा भयो, ओपन इकोनोमीबाट चल्छ, अर्को चाहिँ अब मार्केट मेकानिजममा मनी मार्केट र क्यापिटल मार्केट हुन्छ, दुइटै मार्केटका इकोनोमिक एक्टिभिटीहरू ब्याज दर इन्ट्रेस्ट रेट यस्तै एक्सचेन्ज रेटहरू पनि डिटरमाइन गर्ने काम पनि खुल्ला मार्केट ओपन इकोनोमीबाटै हुन्छ, खुला अर्थतन्त्र मार्फतै हुन्छ, अर्को चाहिँ ट्रेड लिबरलाइजेसन हो भने तपाईँले के व्यापार गर्ने, अर्कोले के गर्ने व्यवसाय छनौटको अवसर पाउनुहुन्छ, एक्स इन्टरनेसनल ट्रेडमा पनि यो चाहिँ ट्यारिफ प्याराट्यारिफ र कस्टम ड्युटी जस्ता यस्ता चाहिँ अवरोधहरू हटाउँदै जाने र अन्तर्राष्ट्रिय व्यापारलाई खुल्ला गर्ने भन्ने कुराहरू पर्छ, यी सँगै जाने को भित्र को पार्दै हिँड्ने होइन, त्यसरी पार्दै जानुभयो भने घरि को भित्र को पर्छ घरि को भित्र को पर्छ र त्यसमा टुङ्गोमा पुग्न सक्नुहुन्न, त्यसरी पढ्ने पनि होइन, यसै इकोनोमीभित्र सँगै जाने कुराहरू हुन्, सँगै लानुपर्छ, यदि साँच्चै अर्थतन्त्रमा उदारीकृत आर्थिक नीति अवलम्बन गर्छ मुलुकले भने यी तिनवटै सेक्टरलाई, यसका अतिरिक्त पनि छन्, कोर्समा तपाईँलाई तिनवटा राख्थ्यो भनेर हुँदैन, अब यहाँ अन्य सेक्टरहरू पनि छन्, सबै सेक्टरहरूलाई उदारीकृत ढङ्गबाट सन्तुलित रूपले जानुपर्छ, अब यसका लागि भोलि अब अर्को क्लासमा हेरौँ न बाँकी टपिकहरू छन्, त्यसलाई गर्नै पर्ने हो, पढ्नु भएको छैन भनेपछि त अब गर्नै पर्यो, जानु क्लासमा डिटेल पढिएको भए सरल गरिहालौँ भनेर, तपाईँ क्वेसन के छ साथीहरूलाई सेयर गर्नु त, नेपालमा विद्यमान विकास नेपालको विकास सम्बन्ध मामिलाहरू यसका चुनौतीहरू विकास सम्बन्ध मामिलाहरू कोर्समै छ नि त सम्बन्ध मामिला